ونعوذ بالله من شرور انفسنا ومن سيئات اعمالنا، من يهده الله فلا مضل له ومن يضلل فلا هادي له، واشهد ان لا اله الا الله وحده لا شريك له، واشهد ان سيدنا وشفينا وامامنا محمدا صلى الله عليه وسلم عبده ورسوله، ارسله الله تعالى بالحق بشيرا ونذيرا بين يدي الساعه. اما بعد، فان خير الحديث كتاب الله، وخير الهدي هدي محمد صلى الله عليه وسلم، وشر الامور محدثاتها، وكل محدثه بدعه، وكل بدعه ضلاله، وكل ضلاله في النار. اعوذ بالله السميع العليم من الشيطان الرجيم، بسم الله الرحمن الرحيم. يقول الله سبحانه وتعالى في كلامه المجيد: وقالوا انا كنا قبل في اهلنا مشفقين. عن ابي ايوب الانصاري رضي الله تعالى عنه ان رجلا قال: يا رسول الله، اخبرني بعمل يدخلني الجنه. فقال القوم: ما له ما له. فقال رسول الله صلى الله عليه وسلم: عرب ما له. فقال النبي صلى الله عليه وسلم: تعبد الله، لا تشرك به شيئا، وتقيم الصلاه، وتؤتي الزكاه، وتصل الرحم ذرها. قال: كانه كان على راحلته، او كما جاء في الحديث. محترم بزرگو، دینی بھائیو، اسلامی ماؤں اور بہنوں، تقریباً 15 دن پہلے مجھے یہ عنوان دیا گیا تھا کہ میں صلہ رحمی سے متعلق آپ سے گفتگو کروں. ابھی جو آپ نے مولانا عبد الرحیم صاحب سے سنا، اسلام میں رشتہ داری کی اہمیت، یہ دونوں ایک ہی عنوان ہے، کچھ فرق نہیں ہے. صلہ رحمی عربی لفظ ہے اور رشتہ داری اردو لفظ ہے، بلکہ ابھی حدیث میں آپ نے سنا، خود اللہ کے رسول صلی اللہ علیہ وسلم نے اس کی وضاحت فرما دی. ایک حدیث ابھی انہوں نے بیان فرمائی، حدیث قدسی ہے، جس میں اللہ رب العزت کہتا ہے: انا اللہ و انا الرحمن، میں اللہ ہوں اور میں ہی رحمان ہوں. خلقت الرحیم، میں نے رحم کو پیدا کیا، یہی رحم جس کو صلہ رحمی سے کہا جاتا ہے. خلقت الرحیم، میں نے رشتہ داری کو پیدا کیا. وشققت اسمہ من اسمی، اور اس رشتہ داری کے نام کو میں نے اپنے نام سے مشتق کیا. یعنی میرا نام رحمان ہے تو میں نے رشتے، میرا نام رحمان ہے، اس رحمان کے لفظ سے میں نے ایک لفظ نکال کر رشتہ داری کا نام رکھ دیا رحیم. صرف اس ایک حدیث سے یہ اہمیت واضح ہو جاتی ہے کہ اللہ رب العزت نے رشتہ داری کو کیا مقام دیا ہے. اللہ رب العزت کا مقام اور مرتبہ ہم جانتے ہیں، اس کے مساوی کوئی اس دنیا کی کوئی شے نہیں ہے، اللہ کے برابر کوئی نہیں ہو سکتا ہے. اللہ رب العزت نے رشتہ داری کو اپنے نام سے جوڑا ہے. اب اس سے ہم اندازہ لگا سکتے ہیں کہ رشتہ داری یا رحم یہ کتنی بڑی چیز ہے. میں جو باتیں عرض کروں گا، ساری آیتیں تقریباً وہی آئیں گی جو ابھی آپ نے تقریر میں سنی ہے، اس سے کچھ نیا تو ہے نہیں، سب پرانی ہی چیزیں ہیں. صرف میں اپنے انداز میں، اپنے ڈھنگ سے کچھ باتیں آپ کے سامنے رکھنا چاہوں گا. اس ضمن میں میں نے ایک آیت پڑھی سورہ طور کی. اللہ رب العزت نے جنتیوں کے باہم گفتگو کا تذکرہ کیا ہے. جنتیوں کو جب اللہ تعالی جنت میں داخل کر دے گا اور وہ جنت کی نعمتوں سے لطف اندوز ہوں گے، جنت کی ایک اپنی زندگی ہے اور ہمیشہ ہمیشہ کی زندگی ہے، اس کے بعد پھر زندگی کا خاتمہ نہیں ہے. اللہ رب العزت نے قرآن پاک میں مختلف مقامات پر اس کی منظر کشی کی ہے کہ جنت میں جنتی کیسے رہیں گے. بعض احادیث میں بھی اللہ کے رسول صلی اللہ علیہ وسلم نے بیان فرمایا کہ جنتیوں کو اللہ رب العزت جب جنت میں داخل کرے گا ان کا ایک الگ ایک حلقہ بنے گا، دوست و احباب ہوں گے، رشتے دار ہوں گے، اور آپس میں آرام دہ بستروں پر بیٹھے ہوں گے، باغات ہوں گے، اور اس کے نیچے بیٹھ کر گفتگو ہوتی رہے گی، نہریں جاری رہیں گی. یہ ساری منظر کشی اللہ رب العزت نے قرآن پاک میں کیا ہے. سورہ طور میں ایک جگہ اللہ تعالیٰ نے بیان فرمایا کہ وہ آپس میں ایک دوسرے سے گفتگو کریں گے تو کچھ لوگ اپنے جنت میں داخل ہونے کا سبب بتائیں گے کہ اللہ نے ہمیں جنت میں کیوں داخل کیا. دیکھیے اللہ رب العزت فرما رہا ہے، قالوا اننا كنا قبل في اهلنا مشفقين. اس آیت کریمہ میں کہیں یہ نہیں ہے یا اس سے آگے پیچھے کہیں نہیں کہ انہوں نے کہا کہ ہم نماز پڑھتے تھے تو اللہ نے ہمیں جنت میں داخل کر دیا، ہم روزہ رکھتے تھے اللہ نے جنت میں داخل کر دیا. حالانکہ یہ بھی جنت میں داخل ہونے والے ہی اعمال ہیں، اس کے بغیر جنت ملے گی بھی نہیں. اگر کوئی نماز نہیں پڑھے گا تو جنت نہیں ملے گی. اگر کوئی جان بوجھ کر رمضان کے روزے نہیں رکھے گا تو اللہ رب العزت جنت میں یوں ہی نہیں داخل کر دے گا. یہ جنت میں داخل ہونے کے اسباب اور اعمال ہیں، لیکن وہ لوگ جنتی اپنے ان عملوں کا تذکرہ کریں گے جن کو بہت زیادہ اہمیت حاصل ہے اور ہم نے اس کو نظر انداز رکھی ہے. اہمیت تو نماز کی بھی ہے، روزے کی بھی ہے، لیکن جس بات کا انہوں نے تذکرہ کیا ہے اس کی جو اہمیت ہے وہ ہماری آنکھوں کے سامنے پردہ ڈالے، ہم نے پردہ ڈال دیا. کیا کہا؟ اننا کننا قبل فی اہلنا مشفقین. اس سے پہلے جو اللہ نے ہمیں زندگی دی تھی دنیا میں تو ہم اپنے اہل و عیال میں ایک دوسرے کے ساتھ شفقت اور محبت سے پیش آتے تھے، ہم اپنے اہل و عیال کو جوڑے ہوئے رکھتے تھے، یعنی ہم رشتے داریاں قائم رکھتے تھے. اس کی بدولت اللہ نے ہمیں جنت میں داخل کیا. یہ قرآن کریم کی آیت، اسی کی آیت کے ضمن میں ابھی آپ نے وہ آیت سے وہ حدیث سنی جو ابھی مولانا نے بیان فرمایا کہ اللہ رب العزت سے، اللہ کے رسول صلی اللہ علیہ وسلم سے ایک صحابی نے پوچھا کہ اللہ کے رسول کوئی ایسا عمل بتائیے کہ جو مجھ کو جنت میں داخل کر دے. یہ حدیث جو میں نے شروع میں پڑھی ہے اس میں اللہ کے رسول صلی اللہ علیہ وسلم نے کیا کہا، اب دیکھیے اس میں تشریح ہے. تعبد اللہ، اللہ کی عبادت کرو، ولا تشرکو بہ شیئا، اس کے ساتھ کسی کو شریک مت ٹھہراؤ، وتقیم الصلاۃ نماز قائم کرو، وتؤتی الزکات زکات دو، وتصلوا رحم اور رشتہ داری قائم. اللہ کے رسول صلی اللہ علیہ وسلم نے بیان فرمایا جنت میں داخل ہونے والا عمل یہ ہے. اب یہ عمل، اس کو اب ترتیب ہم دے لیتے ہیں. اللہ کے رسول صلی اللہ علیہ وسلم نے جو بیان فرمایا ہے اس کو ہم ترتیب میں رکھتے ہیں. کیا کہا ہے؟ تعبد اللہ لا تشرک بہ شیئا وتقیم الصلاۃ. یہ تین چیز اللہ کے رسول نے بیان فرمائی، یہ تینوں اللہ کا حق ہے. یعنی جنت میں داخلے کے لیے پہلے اللہ کا حق ادا کیا جائے. اللہ کا حق، اللہ کا حق کیا ہے؟ اس کی عبادت کی جائے اور اس کے ساتھ کسی کو شریک نہ ٹھہرایا جائے. یہ اللہ کا پہلا حق ہے. اب اس میں فرق یہ ہے کہ اللہ کی عبادت کرنا اور اس کے ساتھ کسی کو شریک نہ ٹھہرانا، اس کا مطلب یہ ہوتا ہے کہ آدمی اگر عبادت کرتا ہے تو وہ اللہ کے ساتھ دوسروں کو شریک بھی کرتا ہوتا ہے. جنت میں داخلے کے لیے شرط یہ ہے کہ اللہ کی عبادت کی جائے، شرط یہ ہے کہ اس کے ساتھ کسی کو شریک نہ ٹھہرائے. ایک آدمی پانچ وقت کی نماز پڑھتا ہے، پنج وقت نمازی ہے، روزے رکھتا ہے، حج بھی کرتا ہے، زکوٰۃ بھی دیتا ہے، صدقہ و خیرات بھی کرتا ہے، اور پھر سارے ذکر و اذکار تلاوت سب کچھ کرتا ہے، لیکن کہیں سے اگر وہ شرک کرتا ہے، اللہ کے ساتھ اگر کسی کو شریک ٹھہراتا ہے تو کیا یہ سارے عمل اس کو جنت میں لے کر چلے جائیں گے؟ اس کا جواب اللہ رب العزت دے رہا ہے. اللہ رب العزت نے قرآن پاک میں ارشاد فرمایا کہ اگر آپ نے بھی شرک کیا، لئن اشرکت، نبی کو خطاب کر رہا ہے اللہ رب العزت، نبی کو، لئن اشرکت لیحبطن عملک، اے نبی اگر آپ نے شرک کیا تو آپ کے سارے اعمال ضائع اور برباد کر دیے جائیں گے. نبی اکرم صلی اللہ علیہ وسلم نے اس کو اسی طرح ایسے بیان فرمایا، تعبد اللہ ولا تشرک بہ شیئا، تم اللہ کی عبادت اس انداز میں کرو کہ تمہاری زندگی میں کہیں شرک نہ پایا جائے، تم کسی بھی مرحلے میں اللہ کے ساتھ کسی کو شریک نہ ٹھہراؤ۔ یہ اللہ کا پہلا حق ہے۔ اب اگر کوئی نماز پڑھنے آتا ہے مسجد میں، پانچوں وقت کی نماز پڑھ رہا ہے لیکن اس کے گلے میں تعویذ لٹکی ہوئی ہے، اس کے بازو پہ گنڈا باندھا ہوا ہے، یا کلائی پر کالے لال پیلے دھاگے باندھے ہوئے ہیں، یہ کیا چیز ہے؟ اس کو اللہ کے رسول صلی اللہ علیہ وسلم نے شرک قرار دیا ہے۔ من تعلق تمیمتا فقد اشرک، جس نے تعویذ لٹکائی اس نے شرک کیا۔ ایک صحابی رسول اللہ کے رسول آپ کی خدمت میں حاضر میں، آپ نے دیکھا کہ اس کے ہاتھ میں ایک کڑا ہے، ہمارے یہاں دھاگے بندے بھی ہوتے ہیں، فلاں بابا کے فلاں مزار کے اور فلاں جگہ کے ہم دھاگے باندھتے ہیں، کڑا پہنے ہوئے تھے۔ اللہ کے رسول صلی اللہ علیہ وسلم نے پوچھا یہ کیا ہے؟ انہوں نے کہا کہ اللہ کے رسول، مجھ کو فلاں بیماری ہے، اس کے لیے میں نے یہ پہن لیا ہے۔ نبی صلی اللہ علیہ وسلم نے کہا کہ اگر اسی حالت میں تمہاری موت ہو گئی تو تم ہمیشہ ہمیشہ کے لیے جہنم میں جاؤ گے۔ سوچئے، وہ صحابی رسول کیا نماز نہیں پڑھتے تھے؟ کیا وہ روزہ نہیں رکھتے رہے ہوں گے؟ کیا وہ تلاوت نہیں کر رہے ہوں گے؟ کیا وہ دوسرے نیک اعمال نہیں کر رہے ہوں گے؟ اللہ کے رسول نے کہا کہ اس شرک کے ساتھ تمہارا کوئی عمل اللہ کے ہاں قبول نہیں ہوگا، اللہ رب العزت مغفرت نہیں کرے گا، اس لیے کہ وہ خود کہتا ہے ان اللہ لا یغفر ان یشرک بہ ویغفر ما دون ذلک لمن یشاء۔ اللہ رب العزت دوسرے گناہوں کو معاف کر سکتا ہے، آدمی جانے انجانے میں گناہ کرتا ہے، کبھی صغیرہ گناہ ہوتے ہیں، کبھی کبیرہ گناہ ہوتے ہیں، بڑے گناہ کر لیتا ہے، جان بوجھ کر گناہ کرتا ہے، کبھی بے سمجھے مجھے گناہ کر بیٹھتا ہے۔ اللہ رب العزت اتنا مہربان ہے، اتنا رحیم ہے کہ گناہوں کو بخش سکتا ہے، معاف کر سکتا ہے۔ اس کی کئی مثالیں ہیں۔ اللہ رب العزت کو اگر کوئی نیک کوئی عمل بہت پسند آ گیا، کسی آدمی کا کوئی ایک عمل پسند آ گیا، تو اس کی ساری خطاؤں کو اللہ رب العزت اس عمل کے ذریعے سے معاف کر دیتا ہے۔ ایسی کئی مثالیں حدیثوں میں ملتی ہیں۔ گزشتہ آخری مرتبہ جب میں نے خطبہ دیا تھا، اس میں ایک حدیث بیان کی تھی صحیح بخاری کی، اللہ کے رسول صلی اللہ علیہ وسلم نے بیان فرمایا تھا بنو اسرائیل میں ایک عورت تھی، بدکار اور ثانیہ عورت تھی، اس نے دیکھا کہ ایک کتا کنویں کے پاس پانی کے لیے تڑپ رہا ہے اور زمین کو چاٹ رہا ہے۔ اس عورت کو رحم آ گیا، اس نے اپنا موزہ اتارا اور کنویں سے پانی نکالا اور اس کتے کو پلا دیا، اس کی جان بچ گئی۔ اللہ رب العزت، اللہ کے رسول صلی اللہ علیہ وسلم کہتے ہیں اللہ تعالیٰ نے اس کو بخش دیا۔ صحیح بخاری کی روایت ہے۔ اللہ اتنا مہربان ہے، ان اللہ لا یغفر ان یشرک بہ ویغفر ما دون ذلک لمن یشاء، دوسرے گناہوں کو اللہ معاف کر سکتا ہے لیکن شرک کو معاف نہیں کرے گا۔ اللہ کے رسول صلی اللہ علیہ وسلم نے کہا کہ یہ اس کا پہلا حق ہے کہ اس کی عبادت کی جائے اس شرط کے ساتھ کہ اس کے ساتھ کسی کو شریک نہ ٹھہرایا جائے۔ دوسرا حق کیا ہے؟ وتقیم الصلاۃ، نماز قائم کرو۔ اصل میں یہی دونوں حق اللہ کے ایسے ہیں جس کو ہم نے فراموش کر دیا، اس میں سب سے زیادہ کوتاہیاں ہم اسی میں کرتے ہیں، نہ ہم اپنے عقیدے کا پاس و لحاظ رکھتے ہیں، ہم اس بات کا محاسبہ نہیں کرتے ہیں کہ کہیں ہمارے اندر شرک تو نہیں آ گیا، کہیں ہمارا توحید ڈگمگا تو نہیں گیا، ہم اس پر کبھی غور نہیں کرتے ہیں۔ اور پھر نماز کے تعلق سے تو ہر کوئی جانتا ہے، بولنے کی ضرورت نہیں ہے، کتنا ہم پیچھے ہیں نماز میں، ہر آدمی اس کا جواب دے سکتا ہے۔ مؤذن پکار رہا ہے پانچ وقت، اللہ اکبر کی صدا بلند ہو رہی ہے، ہمارے کانوں میں اذان کی آواز آ رہی ہے، لیکن ہم چوراہے پر، چوک پر، گھروں پر، اپنے بیوی بچوں میں، دوست و احباب میں اور تفریح گاہوں میں ہم بیٹھے ہوئے ہیں، اذان ہو رہی ہے، نماز ہو گئی ہے، کوئی پرواہ نہیں ہے۔ یہ اللہ کا حق ہے۔ اللہ کے رسول صلی اللہ علیہ وسلم کہتے ہیں تمہیں اگر جنت میں جانا ہے، جنت میں داخل ہونے کی تمنا ہے، تو اللہ کا یہ دو حق ادا کرو، اس کی عبادت کرو اس شرط کے ساتھ، اس کے ساتھ شریک نہ ٹھہراؤ۔ اور دوسرے تقیم الصلاۃ نماز قائم کرو. یہ دو حق اللہ کے رسول نے اللہ کا حق بیان کیا. اب اس کے بعد دو حق اللہ رب العزت کیا بیان فرما رہا ہے؟ وتؤتی الزکات، زکات ادا کرو. یہ کس کا حق ہے؟ اللہ رب العزت نے ہمارے مال میں ایک حق رکھا ہے غربا فقرا اور مساکین کے لیے. ایک خاص حصہ ہے، صاحب نصاب ہے تو اللہ رب العزت کا یہ حکم ہے کہ اتنا حصہ یہ غربا اور فقرا کے لیے نکال دو، ان کو دینا ہی دینا ہے. تو یہ غربا اور فقرا کا حق یعنی حقوق العباد میں سے ہے، یہ بندوں کا حق ہے. دو حق اللہ کا، اب دو حق بندوں کا ہے جو جنت میں لے جانے کا سبب بننے والے ہیں. تو اس میں سے پہلا حق غربا اور فقرا کو مال کی حیثیت مال میں دینا، یہ حق ہے بندوں کا. اس کے بعد اللہ کے رسول صلی اللہ علیہ وسلم بیان فرماتے ہیں وَتَصِلُ الرَّحِم، رشتے داری کو جوڑنا، تم رشتے داریوں کو جوڑو. یہ دو چیزیں بندوں کے حقوق میں سے، حالانکہ بہت سارے حقوق ہیں، لیکن ان دو حقوق کو اللہ کے رسول نے جنت میں داخلے کا سبب بتایا ہے. اگر تم جنت میں جانے کا متمنی ہو تو یہ چار چیزوں کا کرنا ضروری ہے، جس میں دو اللہ کا حق اور دو بندوں کا حق. آدمی اگر یہ سب سمجھ لے کہ اللہ رب العزت نے اتنی اہمیت رشتہ داری کی بیان کی ہے، اصل میں ہمیں بھی افسوس ہوتا ہے اور شرم بھی آتی ہے بیان کرتے ہوئے اس سے کہ آج ہمارا معاشرہ، ہمارا خاندان، ہماری رشتہ داریاں، ہمارا سب کچھ کھلا ہوا ہے. یہ کھلی ہوئی کتاب ہے، ہر کوئی جانتا ہے کہ گھروں کی کہانی کیا ہے. ایک بھائی دوسرے بھائی سے ناراض ہے، ایک بہن اپنے سگے بھائی سے ناراض ہے، ماں باپ اپنی اولاد سے ناراض ہے، بیٹا اپنے ماں باپ سے ناراض ہے، اور ایک رشتہ دار اپنے دوسرے رشتہ دار سے ناراض ہے، اور سب کے درمیان ایک خلیج ہے، دیوار کھڑی ہے اور توریاں پھیلی ہوئی ہے. کوئی یہ نہیں چاہتا ہے کہ ہم باہم مل جائیں، جمع ہو جائیں، اکٹھے ہو جائیں. ہر کوئی کیا چاہتا ہے؟ زندگی کا دو ٹینشن ہے ہمارا، دو ٹینشن ہے، یہ دو ٹینشن ہمارا دور ہو جائے، ہر کوئی یہ چاہتا ہے. ایک کیا چاہتا ہے آدمی؟ کہ اس کی روزی روٹی میں برکت ہو، اس کے رزق میں اضافہ ہو. اس کے لیے دن اور رات لگا ہوا ہے، اپنے طور سے جدوجہد کر رہا ہے، پوری کوششیں کر رہا ہے. صبح اٹھتا ہے، اب اس اٹھ کر اب وہ تلاش معاش کے لیے نکل جاتا ہے، دن بھر وہ گھومتا ہے، محنت مزدوری کرتا ہے، تجارت کرتا ہے، سب کچھ کرتا ہے، رات کو واپس آتا ہے، تھکا ماندہ ہوتا ہے، کھاتا ہے، پیتا ہے، اور بیوی بچوں میں کچھ وقت اگر موقع ملا توفیق بھی تو گزارے، ورنہ سو جائے. اب دن بھر میں اس کو یہ سوچ نہیں آتی ہے کہ اس کے کتنے رشتے دار اس سے ناراض ہیں، اس کا بھائی کتنا ناراض ہے، اس کی بہن اس کے حق کے لیے تڑپ رہی ہے، اس کو حق دینا چاہیے یا نہیں دینا چاہیے، ماں باپ کی خدمت کتنی کی جائے، ماں باپ اس کی خدمت کے لیے کتنا ترس رہے ہیں، یہ سوچ نہیں آتی ہے. آدمی دن بھر یہ سوچتا ہے کہ کیسے اس کی روزی میں اضافہ ہو، اس کا بینک بیلنس کیسے بڑھے، اس کے آمدنی میں اضافہ کیسے ہو، وہ یہ سوچتا ہے. دوسرا ٹینشن کیا ہے؟ آدمی سوچتا ہے کہ اس کی عمروں میں اضافہ ہو، مرنے سے ڈرتا ہے آدمی، مرنے سے، کہ ابھی یہ زندگی جو ملی ہے ابھی اتنی جلدی ختم ہو گئی تو کیا فائدہ. سوچتا ہے کہ اور لمبی عمر ہونی چاہیے. دیکھیے اب ایک آدمی ہے، اگر شکر ہو گئی تو کیا کرتا ہے آدمی؟ ہر قسم کی دوائیں کرے گا، شکر کا علاج، ڈاکٹر بتا دے گا یہ نہیں کھانا ہے، یہ نہیں کھانا ہے، یہ نہیں کھانا ہے، تو اس سے رک جائے گا. کیوں بھائی؟ اس کو زندگی چاہیے، زندگی چاہیے. اگر وہ میٹھا کھاتا رہے گا تو زندگی ختم ہو جائے گی، شکر بڑھ جائے گی، اٹیک آ سکتا ہے، مر جائے گا. یہ سوچتا ہے وہ اس سے بچ رہا ہے. ڈاکٹر جس چیز سے روکتا ہے اپنے آپ کو روکتا ہے. عمر میں اضافہ چاہیے، عمر بڑھنا چاہیے. ابھی آپ دیکھیے کتنے لوگ آج کل اتنے واقعات ہو رہے ہیں، ہم سوچ نہیں سکتے کتنے لوگ ہیں. کینسر جیسے عام مرض ہو گیا ہے، جدھر دیکھو جس کو دیکھو کینسر ہوتا ہے، مر جاتا ہے. ابھی ہم لوگ کل پرسوں ناگپور میں تھے، جمعہ کے دن جمعہ کے خطبے سے پہلے ایک صاحب نے بتایا کہ ہماری جماعت کا ایک نوجوان 32 سال کا نوجوان، دو تین اس کے بچے ہیں چھوٹے، دو تین بچے ہیں، 32 سالہ نوجوان، بلڈ کینسر ہوا، 15 دن کے بعد اس کی وفات ہو۔ سوچئے ہم کیا چاہتے ہیں، ہماری عمر بڑھتی رہے، عمر میں اضافہ ہو۔ آخر اس کا علاج کیا ہے، ہم یہ نہیں تلاش کر رہے ہیں، ہم یہ نہیں سوچ رہے ہیں۔ اللہ کے رسول صلی اللہ علیہ وسلم نے اس کا علاج ہمیں دیا ہے، اس کا علاج دیا ہے کہ تمہاری روزی میں بھی اضافہ ہوگا، تمہاری عمر میں بھی زیادتی ہوگی۔ روزی میں اضافے کے لیے ہم کیا کر رہے ہیں، یا تو محنت مزدوری کریں گے، یا تو تجارت کریں گے، یا پھر سوچیں گے کہ اگر اللہ تعالیٰ نے ہمیں کچھ مال و دولت سے نواز رکھا ہے، کچھ روپیہ پیسہ ہے، تو کہیں انویسٹمنٹ کر دیا جائے، لگا دیا جائے، اس میں ہمیں منافع ملتا رہے۔ آج یہی ہو رہا ہے پوری دنیا کے اندر، آج لوگ ایک بڑا کاروبار دیکھ رہے ہیں، بہت بڑی کمپنی ہے، بہت بڑی انٹرنیشنل لیول پر چل رہی ہے، اس میں ہم لاکھ دو لاکھ روپیہ اگر دے دیں گے تو ہر مہینے ہمیں 5-6 ہزار روپیہ ملتا رہے گا منافع، 8-10 ہزار روپیہ ملتا رہے گا۔ کیا ہے؟ انویسٹمنٹ۔ کس لیے؟ رزق میں اضافہ ہو، روزی میں بڑھوتری ہو، یہی سوچتے ہیں۔ نبی صلی اللہ علیہ وسلم نے کیا نسخہ دیا ہے، اس پر ہماری نظر نہیں جاتی۔ اللہ کے رسول صلی اللہ علیہ وسلم نے یہ نسخہ دیا ہے۔ سیدنا ابو ہریرہ رضی اللہ تعالیٰ عنہ راوی کہتے ہیں، سمعت رسول اللہ صلی اللہ علیہ وسلم یقول من سرہ ان یبسط لہ فی رزقہ وان ینسع لہ فی اثرہ فلیسر رحمہ۔ تم میں سے اگر کوئی شخص یہ چاہتا ہے کہ اس کے رزق میں اضافہ ہو، روزی میں اضافہ ہو، یا عمر میں برکت ہو، اگر کوئی یہ چاہتا ہے، فلیسر رحمہ، رشتے داریوں کو جوڑے، رشتے داریوں کو جوڑے۔ ہمارے چچا اگر ناراض ہیں، آگے بڑھ کر ہم چچا کو سلام کلام کر لیں، چچا جان یہ غلطی اگر مجھ سے ہے تو معاف کر دیجیے۔ بھائی ہم سے ناراض ہے، چھوٹا ہے یا بڑا ہے، جا کر مل لے، گلے لگ جائیں، ملا لے، قریب لے آئیں، مجھ کو معاف کر دو، اگر کوئی غلطی ہے تو مجھ کو درگزر کر دو، گلے مل جاؤ، محبت اور الفت پیدا کر لو۔ اللہ کے رسول صلی اللہ علیہ وسلم کہتے ہیں، یہ اگر آدمی کرے گا تو اس کی روزی میں بھی اضافہ ہوگا اور اس کی عمر میں بھی اضافہ ہوگا۔ لیکن ہم کیا کر رہے ہیں، ہم دنیا میں گھوم رہے ہیں، گلی کوچے میں دوڑ رہے ہیں، کہاں پر ہمیں روزی ملنے والی ہے یہ تلاش کر رہے ہیں، دنیا میں تلاش کر رہے ہیں۔ اللہ کے رسول صلی اللہ علیہ وسلم نے ہمیں اپنے گھروں میں دے رکھا ہے، گھروں میں اگر ہم تلاش کریں تو ہمیں روزی مل جائے گی، ہم وہاں تلاش نہیں کر رہے ہیں۔ ہم تو بڑے فخر سے کہتے ہیں کہ ہمارا دین بہت پاکیزہ دین ہے، دنیا کا سب سے بہترین مذہب ہے، دنیا کا سب سے سچا اور اچھا دین ہے، ہم یہ بولتے ہوئے نہیں تھک رہے ہیں، لیکن دین کی سچائی اور دین کی اچھائی ہم اس کو قبول بھی نہیں کر رہے ہیں۔ صرف زبانی دعویٰ کرنے سے کیا فائدہ ہے؟ آج ہم اتنا نشانے پر ہیں، آج اخیار ہمیں نشانہ بنائے ہوئے ہیں، دنیا کی سب سے زیادہ غیر مہذب قوم ہمیں بتایا جا رہا ہے، کیوں یہ کہا جاتا ہے کہ آج مسلمان بہت برا ہے، مسلمان ہر گناہ میں ملوث ہے، مسلمان ایسا ہے، مسلمان ویسا ہے۔ اسلام تو یہ تعلیم دیتا ہے کہ صفائی، صاف صفائی، پاکیزگی آتا ایمان ہے، لیکن دنیا میں سب سے زیادہ گندا مسلمان نظر آتا ہے۔ اسلام شراب کو حرام ٹھہراتا ہے، سب سے زیادہ مسلمان شراب استعمال کر رہا ہے۔ اسلام جوئے کو حرام کہتا ہے، لیکن جوئے کے مراکز پر مسلمان زیادہ نظر آتے ہیں۔ اسراف اور تفضیل فضول خرچی کو اسلام شیطان کا عمل بتا رہا ہے، لیکن شادی بیاہ میں، خوشیوں میں ہم سب سے زیادہ ہمیں فضول خرچی کرنے والے نظر آتے ہیں۔ اسلام یہ کہتا ہے رشتہ داریوں کو جوڑنے میں برکت ہوتی ہے، تو ہم رشتہ داریوں کو کاٹ رہے ہیں۔ یا یہ ہے یا نہیں، یہ واقعہ ہے یا نہیں ہے، یہ سچائی ہے یا نہیں، ہر شخص اس پر غور کرے۔ اللہ کے رسول صلی اللہ علیہ وسلم نے ہمارے اس زندگی کے دو سب سے بڑے ٹینشن کا حل بتایا ہے۔ اگر تمہیں یہ ٹینشن ہے تو اس کا حل یہ ہے کہ تم رشتہ داریوں کو جوڑو۔ جس دن ہم اس میں پہل کرنے لگ جائیں گے، آگے بڑھ جائیں گے، ہمیں خود ہی نظر آ جائے گا कि हमें कैसे हमारी रोजी में बरकत हो रही है, रिस्क में कैसे इजाफा हो रहा है, हमारी उम्र कैसे बढ़ रही है। हजरत सोहबान रजी अल्लाह तआला अनु कहते हैं, अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम ने बयान फरमाया, ला युरद्दुल क़द्र इल्ला तुआ, अल्लाह रब्बुल इज्जत ने तकदीर लिख दी है, फैसला कर दिया है कि हर एक के साथ क्या होने वाला है, सब कुछ अल्लाह ने पहले ही लिख रखा है। अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम बयान फरमाते हैं कि आप उस तकदीर को कोई नहीं बदल सकता, जो अल्लाह ने लिख दिया है वो आप बदला ही नहीं जा सकता है, लेकिन अगर बदला जा सकता है तो दुआ के जरिए से अल्लाह बदल देगा। बंदा बहुत कसरत से दुआ करता है, बहुत दुआएं करता है, गिड़गिड़ाता है, अल्लाह रब्बुल इज्जत तकदीर को बदल देगा। नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम बयान फरमाते हैं, वला यजीदु फिल उमुरे इल्लल बिर, उम्र भी अल्लाह रब्बुल इज्जत ने लिख रखी है, मेरी उम्र अल्लाह ताला ने ये लिख दी है कि मुझे इतने साल इस दुनिया में जिंदा रहना है, लिख रखा है, मुझे इल्म नहीं है कि मेरी उम्र क्या है, लेकिन अल्लाह ने लिख रखी है। अब इस उम्र में इजाफा कैसे होगा, अगर मैं बहुत ज्यादा रिश्तेदारियों को जोड़ूंगा, सारे रिश्तेदारों से मिलूंगा, उनको करीब लाऊंगा और रिश्तेदारियों को बरकरार रखूंगा, अल्लाह रब्बुल इज्जत मेरी उम्र में इजाफा कर देगा। अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम बयान फरमाते हैं, वला यजीदु फिल उम्र इल्लल बिर, एक दूसरे के साथ नेकी भलाई का काम ऐसा है कि उम्र में इजाफा होता है, उम्र में ज्यादती होती है। रिश्तेदारी या सिला रहमी, कोई दोनों में से कोई भी नाम दे लीजिए, यह ऐसा है कि अल्लाह रब्बुल इज्जत खुद से उसको मिलाता है, जो रिश्तेदारी को मिलाता है। और सोचिए कि अब इससे बड़ी फजीलत और क्या होगी कि अल्लाह रब्बुल इज्जत उसको मिलाए जो रिश्तेदारी को मिलाता है। रिश्तेदारी मिलाना बहुत आसान है, बहुत आसान है, सिर्फ एक माजरत के मुआफी के एक कलमे के जरिए से आदमी अपने रिश्तेदार को अपने से मिला सकता है। अल्लाह से मिलना कैसा है, अल्लाह रब्बुल इज्जत ने इतना आसान रास्ता बता दिया है, अगर कोई किसी रिश्तेदार को मिला लेता है तो अल्लाह रब्बुल इज्जत उसको मिला देता है। देखिए अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम बयान फरमाते हैं, ये वही रिवायत जो अभी आपने सुनी है कि मन वसलहू वसलहुल्लाह, जिसने रिश्तेदारी को जोड़ा अल्लाह रब्बुल इज्जत उसको जोड़ देगा, और जो रिश्तेदारी को काटेगा अल्लाह रब्बुल इज्जत उसको काट देगा। एक ये रिवायत शायद आई है या नहीं, सही बुखारी और मुस्लिम की है। हजरत अबू हुरैरा रज़ी अल्लाह ताला अन्हु कहते हैं, इन अल्लाह खलकल खल्क, अल्लाह ताला ने सारी मखलूकात को पैदा कर दिया, सारी मखलूकात से की तखलीक से फारिग हो गया, अब उसके बाद हत्ता इज़ा फ़रग़ मिन ख़ल्क़िही क़ालत अर-रहीम, जब अल्लाह रब्बुल इज़्ज़त फारिग हो गया, तखलीक से फारिग हो गया, तो रिश्तेदारी खड़ी हो गई अल्लाह के सामने, कहती है हाज़ा मकामुल आइज़ बिका मिनल क़तिया, परवरदिगार क्या ये उस शख्स का मकाम है पनाह मांगने का जो रिश्तेदारी को काटता है। अल्लाह रब्बुल इज्जत कहता है कि नाम, हाँ यह उस शख्स का मकाम है कि वो अल्लाह से पनाह मांगे जो रिश्तेदारियों को काटता है। अल्लाह रब्बुल इज्जत कहता है अमा तरगीना अन असीला मन वसलक, रिश्तेदारी को खिताब कर रहा है अल्लाह रब्बुल इज्जत, क्या तू इस बात पर राजी नहीं है कि जो तुझको जोड़े मैं उसको जोड़ू, और वक्त वक्त वक्त आओ मन कता के और उसको मैं काटू जो जिसको जो तुझको काटे। वो कहती है रिश्तेदारी भला या रब, परवरदिगार हाँ मैं इस पर राजी हूं। काला फहू अलग, अल्लाह रब्बुल इज्जत कहता है कि बस ये फैसला हो गया, ऐसा ही होगा, ये ऐसा ही होगा। अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम ने बयान फरमाया कि फकरउ इन शिअतुम, अब तुम चाहो तो कुरान की यह आयत पढ़ लो, क्या है फहल असैतुम इन तवल्लैतुम अन तुफसिदु फिल अर्ज व तुक़त्तऊ अरहामकुम, के अन करीब कुछ लोग हाकिम और बादशाह बनाए जाएंगे, बड़े बनाए जाएंगे, और सरदारी मिल जाएगी, तो अब वो जमीन में फसाद बर्पा करने लग जाएंगे और रिश्तेदारियों को काटने लग जाएंगे। ये नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम बयान फरमा रहे हैं। इससे ही मालूम होता है कि अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम ने यह खदशा जाहिर कर दिया था कि इस उम्मत में यह बहुत बड़ा फितना जाहिर होगा और यह उम्मत इस फितने में पड़ेगी कि इसके उमरा, इसके हुक्मा, इसके सरदार और इसके बड़े ये भी रिश्तेदारियों को काटने लगेंगे। नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने, अल्लाह रब्बुल इज्जत ने कुरान पाक में इसको फरमाया है और नबी सल्लल्लाहु अलैहि वसल्लम ने इसको पेश फरमा दिया। हजरत आयशा सिद्दीका रजी अल्लाह तआला अन्हा की रिवायत जो गुजरी है, ये वही उसी उसका मफहूम एक ही मफहूम की एक मुख्तलिफ अल्फाज के साथ ये हदीस है। अर्रहिमु मुअल्लकतुन मिनल अर्श, रिश्तेदारी अर्श से लटकी हुई है, अर्श से लटकी हुई है और वो बार बार कहती है कि अय अल्लाह जो मुझको जोड़ता है तू उसको जोड़ और जो मुझको काटता है तू उसको काट। ये रिश्तेदारी अल्लाह से बार बार यही कह रही है। तो अल्लाह रब्बुल इज्जत तो जाहिर बात है कि उसने दुआ कबूल कर रखी है, अल्लाह ने कह दिया है और इसका ये हक बता दिया है कि अब ये तेरे साथ ऐसा ही होगा जो तू चाहती है। अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम ने रिश्तेदारी के साथ कहां तक निभाने की बात है इस पर भी गौर कीजिए। हम तो अपने जो अपने रिश्तेदार हैं, करीबी रिश्तेदार हैं, उनसे दूर हैं, बहुत दूर हैं। दिलों में हसरत, बुग्ज, इनाद, दुश्मनी, सारी चीजें लिए हुए हम जी रहे हैं और घूम रहे हैं। अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम देखिए, दीन रहमत और नबी रहमत का ये किरदार ये है और ये इसकी तालीम ये है। अगर रिश्तेदारी है तो रिश्तेदारी का क्या मकाम है, क्या मर्तबा है, इस हदीस से अंदाजा होता है। अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम कहते हैं कि मेरी खानदान के लोग सारे, मेरे जो नसब के हैं सारे खानदान के लोग ये मेरे दोस्त नहीं है। लैसू बिऔलियाई, ये मेरे दोस्त नहीं है। मेरा दोस्त कौन है? इन वलीअल्लाह, मेरा दोस्त अल्लाह है। वह सालिहुल मुमिनीन, और नेक ईमान वाले मेरे दोस्त हैं, औलिया हैं। अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम ने बयान फरमाया, आगे क्या फरमाते हैं, वलाकिन लहुम रहीमुन अबुल लोहा बिबला लेहा, लेकिन ये जितने मेरे खानदान के लोग हैं इनसे मेरी रिश्तेदारी है और इस रिश्तेदारी की बुनियाद पर मैं रिश्तेदारी को निभाता रहूंगा, मैं रिश्तेदारी निभाता रहूंगा, अगरचे वो मेरे दोस्त नहीं है, मेरे औलिया नहीं है, लेकिन खून का रिश्ता है, इस रिश्ते को मैं कायम रखूंगा। हम क्या कर रहे हैं? हमारा भाई कलमा गो है, मुसलमान है, अल्लाह का नाम ले रहा है, सब कुछ है, लेकिन हम उसको काटे हुए हैं, अपने खानदान वालों से कटे हुए हैं, काटे हुए हैं, एक दूसरे से दूर है। अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम मुशरिकीन के बारे में कह रहे हैं, ये आपके खानदान के लोग मुशरिक थे। कौन था आपके साथ? अबू जहल था, अबू लहब था, और सारे मुशरिकीन मक्का जो आपके खानदान के रिश्तेदार थे। अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम कहते हैं कि इनसे मेरी रिश्तेदारी है, उस रिश्तेदारी को निभाऊंगा। सैयदना उमर फारूक रजी अल्लाह तआला अन्हु ने बाजार में एक जुब्बा देखा, जो अरब जो लिबास पहनते हैं, लंबा जुब्बा होता है, कीमती जुब्बा था और खुशनुमा पोशाक थी, बहुत अच्छा था। सैयदना उमर फारूक रजी अल्लाह तआला अन्हु ने अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम से कहा कि अल्लाह के रसूल आप ये खरीद लीजिए, ये जुब्बा आप खरीद लीजिए और जुमा के दिन आप यही लिबास जेब तन कर लिया कीजिए। जब आप जुमा के लिए खुतबे के लिए आए तो ये पहनकर आ जाएं, या आपके पास बहुत बड़े बड़े लोग आते हैं, बहुत सारे वफूद बादशाहों के आते रहते हैं, जब वो लोग आए तो आप ये पहन लिया कीजिए। अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम ने कहा कि इन्नमा यलबसु मन ला खलाक लहु, ये एक ऐसा लिबास है, ये दुनियादारों का है, ये दुनियादार पहनते हैं, ये वो शख्स पहनेगा जिसके पास कोई दीनदारी नहीं है, दीन का कोई हिस्सा नहीं है, ये वो पहन सकता है, मैं नहीं पहन सकता। अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम चले गए। कुछ दिनों के बाद वैसा ही लिबास, वैसा ही एक पोशाक आपके पास हदीये में आ गई, किसी ने आपको हदिया कर दिया। नबी सल्लल्लाहु अलैहि वसल्लम ने वो लिबास सैयदना उमर फारूक रजी अल्लाह तआला अन्हु को हिबा कर दिया, सैयदना उमर फारूक के पास भेज दिया। सैयदना उमर फारूक रजी अल्लाह तआला अन्हु ने कहा कि अल्लाह के रसूल, इस लिबास के बारे में तो आपने तो ऐसे ऐसे कहा था, जब आपने ये कहा था तो मैं ये कैसे पहन सकता हूं? अल्लाह के रसूल ने फरमाया कि मैंने इसलिए नहीं भेजा है कि तुम इसको पहनो, या इसलिए नहीं भेजा है कि तुम इसको बेच दो, इसको इस्तेमाल करो, इसके लिए मैंने नहीं भेजा है, किसी और को तुम हिबा कर दो, अपने किसी रिश्तेदार को दे दो। सैयदना उमर फारूक रजी अल्लाह तआला उन्होंने वो कीमती जुब्बा जो नबी सल्लल्लाहु अलैहि वसल्लम से मिला था मक्का में अपने एक मुशरिक भाई को हदीये के तौर पर भेज दिया। सोचिए, यह इस्लाम की तालीम है। मुशरिक भाई, अब इसका, इस रिश्तेदारी का एक और पहलू से आप गौर कीजिए। इस्लाम और शिर्क के बारे में आप अंदाजा लगाइए। सैयदना अबू बकर सिद्दीक रजी अल्लाह तआला अन्हु के बेटे गज़वाए बद्र में मुशरिकीन मक्का की सफ में थे, दुश्मनों की सफ में थे, किसी तरीके से वो बच गए थे और निकल गए, और बाद में जब मुसलमान हुए तो मदीना आए। उन्होंने अपने बाप से कहा कि अब्बा जान, जंग के दौरान आप मेरी तलवार की जद में आ गए थे, मैं चाहता तो आपको कत्ल कर देता, लेकिन आप बाप थे इसलिए मैंने छोड़ दिया। बेटा कह रहा है, सैयदना अबू बकर सिद्दीक रजी अल्लाह तआला अन्हु का क्या जवाब था? बेटे, अगर तू मेरी जद में आता तो मैं तुझको माफ नहीं करता, मैं कत्ल कर देता। देखिए, बाप बेटे को ये कुफ्र और इस्लाम के दरमियान ये चीज है कि एक बाप इसका रवादार नहीं है कि अगर उसका बेटा दुश्मन में है तो वो बख्शा जाए, माफ कर दिया जाए, जबकि बाप बेटे का रिश्ता है। सैयदना उमर फारूक रजी अल्लाह तआला उन्होंने उस कीमती लिबास को अपने सगे भाई को भेजा जो मुशरिक था। क्यों? इसलिए कि इस्लाम ने यह तालीम दी, रिश्तेदारी अपनी जगह पर है, उसको बरकरार रखना है और उसको निभाना है, अब वो चाहे मुशरिक हो या मुसलमान। इस पर गौर कीजिए, ये सारी तालीमात हमने इनको फरामोश कर दिया। अब होता क्या है, सिला रहम समझते हैं, रिश्तेदारी को छोड़ने का मफहूम हम क्या समझते हैं? अगर आप मुझसे मेरे रिश्तेदार हैं, आप मेरे से करीब हैं, तो मैं चाहूंगा कि मैं भी आपके करीब रहूं। अब मैं इसको सिला रहमी का नाम दूं? ये सिला रहमी नहीं है कि अगर कोई मुझसे अपनी रिश्तेदारी बताए और उस बुनियाद पर मेरे साथ उसने सुलूक करता रहे, अच्छा काम करता रहे, तो उसके बदले में मैं भी उसके साथ वैसा ही सुलूक करूं, ये सिला रहमी नहीं। सिला रहमी क्या है? अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम बयान फरमाते हैं, अब्दुल्लाह इब्न अम्र रजी अल्लाह तआला अन्हु कहते हैं कि अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, लैसल वासिलु बिल मुकाफी, जोड़ने वाला वो नहीं है जो बदले के तौर पर जोड़ता है, यानी अगर उसको कोई जोड़ता है तो ये जोड़ने वाला नहीं है, ये सिला रहमी करने वाला नहीं है। वलाकिन वासिल, लेकिन जोड़ने वाला कौन है? अल्लज़ी इज़ा कुतियत रहमहु वसलहा, जब कोई रिश्ता काटता है तो ये आगे बढ़कर जोड़ता है, तो ये सिला रहमी करने वाला है। यह है सिला रहमी का मफ़हूम। हमारे यहां क्या हो रहा है, देखिए कितने अफसोस की बात है, मेरे घर में अगर कोई खुशी का मकाम है, शादी ब्याह है, मैं अपने बच्चों की शादी कर रहा हूं, सारे खानदान वालों को, रिश्तेदारों को, अइज़ा और अक़रबा को मैंने जमा कर लिया, दावत दे दी, बहुत बड़े बड़े रुकते हम छाप लिए, दावत नामे खुशनुमा और बहुत खूब रुपया उसमें लगा दिया, सारे रिश्तेदारों को तकसीम कर दिया। गलती से कोई रिश्तेदार छूट गया, भूल हो गई, जानबूझकर मैंने नहीं किया है लेकिन मुझसे भूल हो गई और कोई छूट गया, हम क्या करते हैं? अब मैंने नहीं बुलाया है तब पूरी जिंदगी के लिए वो रिश्ता कट हो जाता है। अब जब उसके यहां कुछ ऐसा मौका आएगा वो भी नहीं बुलाएगा, उसने नहीं बुलाया था, दावत नहीं दी थी, तो मैं क्यों बुलाऊं उसको? ये मिजाज है या नहीं है हमारा? आप सोचिए, यही मिजाज है? या अगर कोई हमें शादियों में बुलाता है, एक आदमी अपनी ताकत के मुताबिक किसी घर में दो फर्दों को बुला लेगा या किसी को पूरे घर वालों को बुला लेता है, अपने ताकत के मुताबिक आदमी करता है। अब जब किसी और के यहां जब शादी ब्याह का मौका आता है तो वो क्या करता है? उसने मुझे ऐसे दावत दी थी, मेरे घर से सिर्फ दो लोगों को बुलाया था, तो मैं भी उसके घर वालों को सिर्फ दो ही लोगों को बुलाऊंगा। अगर उसने मुझे सारे घर वालों के साथ बुलाया होता तो मैं भी सारे घर वालों को बुलाता। ये मिजाज हमारा है और ये मिजाज मोमिनाना मिजाज नहीं है, ये मोमिनाना किरदार नहीं है, ये ताजराना किरदार है। एक ताजिर जो करता है वो कर रहे हैं, बदले के तौर पर हम ये कर रहे हैं, ये रिश्तेदारी का जोड़ना नहीं है, ये तो सिर्फ बदले के तौर पर हम कर रहे हैं, वो करता है तो कर रहे हैं। अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम ने कहा कि रिश्तेदारी जोड़ना ये है कि अगर कोई काटे तो तुम आगे बढ़कर छूटो, उसको जोड़ो, उसको बुलाओ। कितने लोगों के अंदर यह हौसला पैदा होगा इस हदीस के सुनकर कि अगर मुझसे कोई नाराज है तो मैं उसको आगे बढ़कर गले लगा लूं, उसको बुला लूं। कितना आज हमें दर्द होता है, दुख होता है, कितने आज हमारे भाई एक दूसरे से नाराज है, सिर्फ इस एक हदीस को सुनकर अगर हमने इस पर अमल कर लिया, यहां से उठने के बाद इस अज्म के साथ इस मस्जिद से बाहर निकलकर हमने ये अज्म कर लिया कि अब जाकर हम अपने भाई को मनाएंगे, अपने रिश्तेदार को मनाएंगे, हम उसको करीब कर लेंगे, तो ये जान लीजिए कि इस प्रोग्राम की कामयाबी है। और अगर ये जज्बा हमारे अंदर पैदा नहीं होता है तो इन ऐसी 10 मजलिसें आप कायम कर लीजिए, इसका कुछ हासिल नहीं होगा। क्या हम ये जज्बा रखते हैं? हम अपने रिश्तेदार को जोड़ें, हम अपने असीज और अकरबा को अपने करीब लाएं? अल्लाह रब्बुल इज्जत इसकी बुनियाद पर हमारे गुनाहों को माफ करता है, हमारी बख्शिश करता है। बहुत मुख्तसर सा वाकया इन्होंने बयान किया है, अभी जो मौलाना ने बयान किया सैयदना अबू बकर सिद्दीक रजी अल्लाह तआला अन्हु का, आप सोचिए, उस पर गौर कीजिए, इस वाकये पर आप गौर कीजिए, तदब्बुर कीजिए, कितनी असीम बात है कि एक ऐसा शख्स जिसका वजीफा दे रहा है उसका रिश्तेदार, सैयदना अबू बकर सिद्दीक रजी अल्लाह तआला अन्हु उसके रिश्तेदार थे और उनको वजीफा दे रहे थे, उनका घर खर्च चल रहा था, खालाजात भाई थे हजरत मिस्ता रजी अल्लाह तआला अन्हु, सैयदना अबू बकर सिद्दीक रजी अल्लाह तआला अन्हु ने उनकी एक गलती पर कसम खा ली थी कि अब मैं इसका वजीफा नहीं दूंगा, कभी इसका वजीफा नहीं दूंगा, उस गलती पर कसम खाई थी। हालांकि गलती मामूली नहीं थी, आदमी समझ सकता है, मामूली गलती नहीं थी, और सैयदना अबू बकर का फैसला यह फितरी फैसला था। आप सोचिए, उस मकाम पर अपने आप को खड़ा करके देख लीजिए, और हम अपने पूरे खानदान और मुआशरे के सारे मिजाज को सामने रखकर हम इस पर गौर करें, हमारा मिजाज क्या है? किसी बाप की बच्ची है, जवान बच्ची है, लड़की है, शादीशुदा है, अगर कोई उसके ऊपर उंगली रख दे, कोई बाप उसको गवारा करेगा, बर्दाश्त करेगा, उसको माफ करेगा? सोचिए सही। और फिर उस पर गौर कीजिए, उम्मुल मोमिनीन आयशा सिद्दीका रजी अल्लाह अन्हा है, जो सारे मुसलमानों की मां है, अबू बकर सिद्दीक की बेटी है, नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम की ज़ौजे मोहतरमा है, उन पर इल्जाम लगा है, कैफियत देखिए क्या है सही बुखारी में। अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम को जब इल्म हुआ तो आप खुद रंजीदा हो गए, इंतहाई गमजदा थे, आपकी तबीयत नासाज हो गई थी, फैसला यह किया कि अपनी बीवी को मैके पहुंचा दिया, इसलिए कि हकीकत आपको भी नहीं मालूम थी, सच्चाई का इल्म आपको भी नहीं था कि मामला क्या है। अपनी बीवी को मायके में मां बाप के यहां पहुंचा दिया। दिन पर दिन गुजरते चले जा रहे थे। हजरत आयशा सिद्दीका रजी अल्लाह तआला अन्हा को भी इल्म नहीं था, उनको भी नहीं मालूम था कि आखिर क्या हो रहा है। उनको यह वजह ही नहीं मालूम थी कि अल्लाह के रसूल ने क्यों पहुंचाया है। बीमार हो गई थी, बहुत बीमार हो गई। एक दिन सुबह सवेरे कजाए हजत के लिए जब बाहर निकली तो उनकी फूफी साथ में थी। जंगल में जाने लगी तो उस फूफी साथ में चली कजाए हजत के लिए ले जाने। वापसी में उन्होंने पूछा कि आयशा, क्या तुम्हें मालूम है कि तुम्हारे साथ मदीना में क्या हो रहा है? उन्होंने कहा कि फूफी, मुझे तो कुछ इल्म नहीं है, मैं नहीं जानती हूं। उन्होंने कहा कि तुम्हारे साथ ऐसा ऐसा इल्जाम तुम पर लगाया गया है, मुनाफिकीन ने लगाया है। अब सोचिए क्या कैफियत हुई होगी। एक पाक दामन खातून है, पाकीजा खातून है, जिन्होंने जिंदगी में कभी गुनाह का तसव्वुर नहीं किया है, और इतना संगीन इल्जाम लग रहा है कि किसी गैर मर्द के साथ उनको मंसूब किया जा रहा है। जैसे ही सुनी गश खाकर गिर पड़ी, बेहोश हो गई। जाहिर बात है कि एक ऐसी खातून जिसने ये गुनाह ना किया हो, गैरतमंद और गयूर खातून हो, कैसे बर्दाश्त कर सकती है। उनको उठाकर लेकर आई घर पर, होश में लाया गया। मां बाप दोनों रंजीदा हैं, उनके दिल पर क्या गुजर रही होगी आप ये सोचिए, मां बाप के ऊपर क्या गुजर रही होगी कि हमने अपनी बेटी अल्लाह के रसूल के हक में दी है और बेटी के साथ ये हो रहा है, ये इल्जाम लग रहा है। कहां तक मां बाप सब्र करते। अगर सैयदना अबू बकर सिद्दीक रजी अल्लाह तआला अन्हु ने यह फैसला कर लिया कि आज के बाद से मैं अपने खालाजात भाई को वजीफा नहीं दूंगा, तो यह फितरी था, यह नाजायज नहीं था, फैसला था, कर लिया। लेकिन वो अल्लाह जिसने हम सबको पैदा किया है, जो ये जानता है हकीकत हाल क्या है, वो साले मोमिनीन की इज्जत का मुहाफिज है। कैसे हिफाजत करना है अल्लाह रब्बुल इज्जत खूब जानता है। वही नाजिल हुई, जिब्रील अमीन तशरीफ लाए और सैयदा आयशा सिद्दीका रजी अल्लाह तआला अन्हा की बरात में आयत लेकर आ गए कि ये पाक दामन है, इन्हें इनसे कोई गुनाह सरसत नहीं हुआ है। जाहिर है खुशी की बात थी, खुशी की बात थी। जब ये आयत नाजिल हुई और बरात नाजिल हुई तो अल्लाह रब्बुल इज्जत ने ये आयत भी साथ में नाजिल फरमाई थी, जो अभी आपने सुनी थी, सूरह नूर की आयत नंबर 22। अल्लाह रब्बुल इज्जत ने कहा वला यातली उलुल फज़्ल मिनकुम दू साअतिन وَلَا يَأْتَلِ أُولُو الْفَضْلِ مِنْكُمْ وَالسَّعَةِ أَنْ يُؤْتُوا أُولِي الْقُرْبَى وَالْمَسَاكِينَ وَالْمُهَاجِرِينَ فِي سَبِيلِ اللَّهِ وَلْيَعْفُوا وَلْيَصْفَحُوا أَلَا تُحِبُّونَ أَنْ يَغْفِرَ اللَّهُ لَكُمْ وَاللَّهُ غَفُورٌ رَحِيمٌ۔ آیت نازل ہوئی، سیدنا ابوبکر صدیق رضی اللہ تعالیٰ عنہ نے سنا اللہ رب العزت کہہ رہا ہے جن کو اللہ تعالیٰ نے نواز رکھا ہے، دولت سے مالا مال کر رکھا ہے، उन लोगों को ऐसी कस्में नहीं खाना चाहिए कि वो गुरबा का, फुकरा का, मुसाफिरों का, रिश्तेदारों का हक उनसे रोक ले, ऐसी कसम नहीं खाना चाहिए। वल्याफू वल्यस्फू, बल्कि उन्हें यह चाहिए कि उनको माफ कर दे, दरगुजर कर दे। अल्लाह रब्बुल इज्जत ये कह रहे हैं, आगे क्या फरमाता है, अला तुहिब्बूना अन यग़फिरल्लाहु लकुम, क्या तुम ये पसंद नहीं करते कि अल्लाह ताला तुम्हें माफ कर दे। अल्लाह तो बहुत माफ करने वाला, रहम करने वाला है। आयत नाजिल भी, सैयदना अबू बकर सिद्दीक रजी अल्लाह तआला अन्हु खड़े हो गए, फरमाया अल्लाह के रसूल ये आयत मेरे बारे में नाजिल भी है, अल्लाह रब्बुल इज्जत मुझसे कह रहा है और मैं ये चाहूंगा कि अल्लाह मुझे माफ कर दे, मैं ये चाहूंगा कि अल्लाह मुझे बख्श दे। आज से मैं मिस्ता का वजीफा दोबारा जारी करता हूं, मैं अपनी कसम तोड़ता हूं। सोचिए एक लम्हे में अपने उस फैसले को और उस कसम को अल्लाह के इस एक इशारे पर तब्दील कर दिया, रिश्तेदारी को दोबारा बरकरार रखा। यह है अल्लाह रब्बुल इज्जत गुनाहों को माफ करता है रिश्तेदारियों को छोड़ने पर। हम में से अगर कोई भाई अगर किसी से नाराज है या कोई उससे कोई नाराज है, इस आयत करीमा की रोशनी में यह आयत लेकर जाए यहां से, इस आयत को याद कर ले, जहन में बिठा ले कि अब उसको सारी गलतियों को माफ करना है और भुला देना है, दरगुजर कर देना है। क्यों? इसलिए कि इसी में भलाई है और अल्लाह रब्बुल इज्जत माफ कर देगा। सोचिए हम कितने, क्या हम बहुत मुत्तकी परहेजगार हैं? क्या हमें उम्मीद है कि अल्लाह रब्बुल इज्जत हमें ऐसे ही जन्नत में दाखिल कर देगा? अगर हम अपने अमलों का जायजा लें, अगर अपने नामे अमाल का मुहासबा कर लें, तो हम यही कहेंगे कि अल्लाह रब्बुल इज्जत की हमारी बख्शिश नहीं होने वाली है। कोई ये नहीं कह सकता कि आज वो यूं ही जन्नत में दाखिल हो जाएगा, कि आज सुबह से शाम तक हम न जाने कितने गुनाह करते हैं, कितनी गलतियां करते हैं, कितने हुकूक की पामाली करते हैं। हम अल्लाह की इबादतों से दूर हैं, उसके दीन से दूर हैं, उसके कलाम से दूर हैं, उसकी मस्जिद से दूर हैं। सारी खराबियां हमारे अंदर हैं। इन खराबियों को हम कैसे दूर करेंगे? ये खामियां हमसे कैसे अलग हों? ये एक रास्ता है, अल्लाह रब्बुल इज्जत बख्शने वाला है अगर हमने रिश्तेदारी को जोड़ लिया। रिश्तेदारियों को अगर हमने छोड़ लिया तो अल्लाह रब्बुल इज्जत हमारी सारी खताओं को माफ कर देगा। अगर हमने गाली दी होगी, अल्लाह रब्बुल इज्जत माफ कर देगा। हमने किसी की गीबत की होगी, अल्लाह रब्बुल इज्जत माफ कर देगा। हमने झूठ कहा होगा, अल्लाह रब्बुल इज्जत माफ कर देगा। सारी कोताहियां गलतियां अल्लाह रब्बुल इज्जत इसके जरिए से माफ कर देगा। अला तो ही बोन आई फिर अल्लाह, क्या तुम्हें यह पसंद नहीं है कि अल्लाह तुम्हें बख्श दे, तुम्हें माफ कर दे? हमें भी अबू बकर की तरह खड़े होकर कह देना चाहिए कि हाँ, हम चाहते हैं कि अल्लाह हमें माफ कर दे। और जब ये चाहते हैं तो हम अपने नाराज भाई को मिला ले, नाराज रिश्तेदार को करीब कर ले, उससे मिलकर गले लग जाए और उसको बुला ले और अपनी रिश्तेदारियों को कायम कर दे। ये इस मजलिस का पैगाम है और इसी के लिए ये मजलिस बुलाई गई है। एक रिवायत और है, अल्लाह के रसूल हजरत हकीम बिन हिजाम कहते हैं कि उन्होंने अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम से ये कहा कि अल्लाह के रसूल, मैं जमाने जाहिलियत में जहां कुफ्र था, शिर्क था और सारे गुनाह होते थे, बहुत सारी खराबियां थी, मैं कुछ अमल करता था, रिश्तेदारियों को जोड़ता था, गुलामों को आजाद करता था, सदका और खैरात करता था। यह हालत शिर्क में मैं करता था। हल ली फीहा मिन अजरिन, अल्लाह के रसूल, क्या है उसका मुझको अजर मिलने वाला है जो जमाने जाहिलियत में मैं करता था? अभी आपने शुरू में सुना है, शिर्क के साथ अल्लाह रब्बुल इज्जत ने एक अमल को बर्बाद कर देता है। अगर कोई शिर्क करेगा तो अल्लाह रब्बुल इज्जत ने एक अमल को बर्बाद कर देता है। वो कहते हैं कि हालत शिर्क में मैं ये करता रहा, सदका और खैरात करता था, गुलामों को आजाद करता था, रिश्तेदारियों को जोड़ता था, क्या अब उसका बदला मुझे मिलने वाला है, अजर है या नहीं है? अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम ने कहा, अस्लमता अला मा सलफा मिन खैरिन, तूने जितनी भलाइयां की थी उन भलाइयों पर बरकरार रहकर तूने इस्लाम कबूल किया है, तो अब उसमें अजर क्यों नहीं मिलेगा? तूने इस्लाम कबूल किया है और इस्लाम के बारे में अल्लाह के रसूल ने कहा, इन्नल इस्लाम यहदिमु मा काना क़ब्लहू, कबूल इस्लाम से पहले के जितने गुनाह हैं, इस्लाम कबूल करने के बाद अल्लाह ताला सारे गुनाहों को माफ कर देता है, वो इस्लाम उसको ढा देता है, तो नेकियां तो बरकरार रहने वाली है। यानी हालत शिर्क में भी अगर किसी ने सिला रहमी की है, वो रिश्तेदारियों को छोड़ता रहा है, बाद में मुसलमान हुआ है, अल्लाह रब्बुल इज्जत उसके अजर को बरकरार रखेगा। और यहां ये है, अगर हम मुसलमान हैं, कलमा गो हैं, नमाज रोजा कर रहे हैं, इबादत कर रहे हैं, लेकिन साथ में शिर्क कर रहे हैं, तो सारे अमल बर्बाद हैं, सारे अमल बर्बाद। ये फर्क है, इसको समझ लीजिए। वो हालत शिर्क में किया जाने वाला अमल था, नेक था, لیکن اللہ نے اس کو برقرار رکھا اسلام قبول کرنے کی وجہ سے. ہم اسلام قبول کرنے کے بعد عبادت کر رہے ہیں, روزے رکھ رہے ہیں, صدقہ و خیرات کر رہے ہیں, اللہ رب العزت سارے عملوں کو برباد کر رہا ہے. لئن اشرکت لیحبطن اعمالک, نبیا کے بارے میں کہا ولئن اشرکوا لیحبطن اعمالہم, 18 نبیوں کا تذکرہ اللہ نے کیا ایک ساتھ نام کے ساتھ ساتھ, نام کے ساتھ 18 نبیوں کا, اور آخر میں یہ کہا اگر ان سارے نبیوں نے بھی شرک کیا ہوتا تو ان کے سارے عمل برباد ہو جاتے. قرآن کریم میں اللہ رب العزت نے کہا ہے. لیکن ایک مشرک اسلام قبول کرنے سے پہلے صلہ رحمی کر رہا تھا, صدقہ کر رہا تھا, غلاموں کو آزاد کر رہا تھا, اسلام قبول کرنے کے بعد اس کا اجر اللہ رب العزت دے رہا ہے. یہ فرق ہے, اس کو آپ سامنے رکھیے. ہم رشتہ داریوں میں ہم بہت ہی کوتاہی کر رہے ہیں, ہمارے اندر دوریاں ہیں, ایک دوسرے سے نفرت ہے, حسد ہے, عداوت ہے, بغض ہے, عناد اور دشمنی ہے, بہت ساری چیزیں ہم اپنے معاشرے میں پا رہے ہیں. اللہ کے لیے ہم اپنے دین اور اپنے مذہب کی ان پاکیزہ تعلیمات کو سامنے رکھیں. اللہ رب العزت ہم سے کیا چاہتا ہے؟ یا تو ہم اس کا حق ادا کریں اور اس کے ساتھ اس کے بندوں کا حق ادا کریں. دو حق اللہ کا, دو حق بندوں کا. دو حق یہ کہ اس کی عبادت میں اپنی زندگی گزارے اس شرط کے ساتھ کہ اس کے ساتھ کسی کو شریک نہ ٹھہرائیں اور نماز قائم کرتے رہیں. یہی دو بنیادی عبادت ہے, دو چیزیں ہیں. انتابود اللہ میں ساری عبادتیں آ گئیں, اس میں نماز بھی ہے, اس میں روزہ بھی ہے, زکات بھی ہے, حج بھی ہے, ساری عبادتیں آ گئیں, لیکن خصوصیت کے ساتھ اللہ رب العزت نے نماز کا تذکرہ کیا ہے. اس لیے کہ ان ساری نمازوں میں سب سے محبوب عبادت اللہ کے ہاں نماز ہے. قرآن کریم میں سب سے زیادہ جس کا حکم اللہ نے دیا ہے نماز کا دیا ہے. انبیاء اکرام کے سارے نبیوں کا تذکرہ اللہ رب العزت نے کیا, کہیں وضاحت کے ساتھ, کہیں پوشیدہ طور پر اشاروں میں کہ انبیاء اکرام نماز ادا کرتے تھے, نمازیں پڑھتے تھے. سارے نبیوں کے بارے میں آپ دیکھیں نمازیں پڑھتے. نماز اللہ کی سب سے محبوب عبادت ہے, ہم اسی میں کوتاہی کر رہے ہیں. دیگر عبادتوں میں چھوڑیے, اللہ رب العزت بہت ساری آیتیں آپ نے سنی تھی ابھی جو مولانا نے پڑھی تھی, ساری آیتوں میں یہی ہے کہ اللہ کی عبادت کرو اور والدین کے ساتھ حسن سلوک کرو. اللہ کی عبادت کرو اور والدین کے ساتھ حسن سلوک, یہ بھی صلہ رحمی کا ہی ایک حصہ ہے, بلکہ صلہ رحمی کا سب سے بنیادی حصہ یہی ہے. صلہ رحمی کا یعنی رشتہ داری کو چھوڑنے کا سب سے بنیادی نقطہ ماں باپ کے ساتھ شروع ہوتا ہے, اس کے بعد دوسرے رشتہ دار آتے ہیں. اس کے ضمن میں بھی بہت ساری احادیث ہیں. صحابہ اکرام پوچھتے ہیں کہ حسن سلوک کا سب سے زیادہ مستحق کون ہے؟ اللہ کے رسول نے بیان فرمایا تمہاری ماں. بار بار سوال کر رہے ہیں, تین دفعہ پوچھا, تینوں دفعہ یہی کہا کہ تمہاری ماں, پھر اس کے بعد ثم ابو, پھر اس کے بعد تمہارا باپ. یہ اللہ کے رسول نبی صلی اللہ علیہ وسلم کے پاس صحابہ اکرام آ رہے ہیں, پوچھتے ہیں کہ اللہ کے رسول جہاد میں جانا چاہتا ہوں, جہاد ایک افضل عبادت ہے جب اس کا موقع ہو. اللہ کے رسول صلی اللہ علیہ وسلم نے پوچھا کیا تمہارے ماں باپ زندہ ہیں؟ کہا ہاں زندہ ہیں. جاؤ ان کی خدمت کرو, یہ اس سے زیادہ افضل ہے, اس لیے کہ ماں باپ کے قدموں کے نیچے جنت ہے. یعنی ان کی خدمت کر لے, ان کے ہر طریقے سے راحت پہنچا دے, کوئی تکلیف نہ ہو, یہ جہاد سے زیادہ افضل ہے. یہ حسن سلوک, یہ صلہ رحمی ماں باپ کے ساتھ. سینکڑوں حدیثیں آپ دیکھ لیجیے. اللہ رب العزت نے تو صرف اس ایک عمل کے ذریعے سے کتنی بڑی مصیبت سے نجات دلا دی تھی. کتنی مرتبہ آپ نے بارہ خطبوں میں آپ نے سنا ہے بنو اسرائیل کا واقعہ, صحیح بخاری اور مسلم کی, اللہ کے رسول صلی اللہ علیہ وسلم نے بیان فرمایا صرف اس ایک عمل سے ماں باپ کے ساتھ حسن سلوک, ماں باپ کے ساتھ صلہ رحمی, اس کی بنیاد پر اللہ تعالیٰ مصیبت سے نجات دیتا ہے اور ان کی دعا کو قبول کرتا ہے. اللہ کے رسول نے بیان فرمایا کہ غار والوں کے بارے میں, سفر میں تھے, بارش ہونے لگی, طوفانی بارش سے بچنے کے لیے غار میں پناہ لی, اوپر سے ایک بڑی چٹان آئی اور اس دہانے پر رک گئی, پورا غار بند ہو گیا, باہر نہیں نکل سکتے تھے اور چٹان بھی ہٹا نہیں سکتے تھے. اب کیا کریں؟ ظاہر ہے کہ زندہ دفن ہونا کوئی پسند نہیں کرے گا. उन लोगों ने आपस में तय किया कि अब हम अल्लाह से दुआ करते हैं, और दुआ भी कैसी कि जो सबसे ज्यादा अच्छा अमल हमने किया हो वो अल्लाह की जनाब में पेश करते हैं कि अल्लाह तेरी रजा की खातिर हमने ये किया है, अगर तुझको ये अमल पसंद है तो इसके बदौलत हमारी दुआ को कबूल कर और इस मुसीबत से निजात दिला दे। तीनों ने दुआएं की। एक ने कहा कि परवरदिगार तू जानता है मेरा एक मुलाजिम था, रोजाना मेरे पास काम करता, उसको मैं रोज उसकी उजरत देता, वो चला जाता। एक दिन किसी वजह से मुझसे नाराज हुआ और उजरत लिए बगैर चला गया, और मैंने उसकी उजरत को अपने कारोबार में लगा दिया, उसमें बहुत बरकत हो गई। बरसों बाद वो दोबारा वापस आया और अपनी उजरत मांगने लगा, तो मैंने सोचा कि उसकी उजरत से ये सारा कारोबार फैला है। मैंने कहा कि जा इस मैदान में, इस वादी में जितने जानवर, बकरियां और जानवर हैं, ये सब तेरे हैं, सब तू लेकर चला जा। वो कहने लगे कि मेरा इतना सारा कहां से आ गया, मैं तो एक दिन मैंने मजदूरी की थी और जितनी मजदूरी मेरी थी उतनी मुझको दे दो, मेरे साथ मजाक मत करो। मैंने कहा कि नहीं, ये सब तेरा है, जो तेरा तेरी उजरत थी ये उसी से हासिल की हुई, उसी की कमाई है, ये तू लेकर जा। वो खुशी खुशी लेकर चला गया। परवरदिगार तो जानता है कि मैंने सिर्फ तेरी रजा की खातिर ये किया है, तेरी खुशनुदी के लिए मैंने ये किया है, और अगर मेरा ये अमल सच्चा है और सही है और तू इसको कबूल करता है तो परवरदिगार इसके जरिए से इस पत्थर को हटा दे। वो चट्टान थोड़ी सी सरक गई लेकिन अभी भी वो बाहर नहीं निकल सकते थे। दूसरा खड़ा हुआ, दुआ करने लगा, परवरदिगार तू जानता है मेरी एक चचाजात बहन थी, मैं उसको बहुत चाहता था, मैंने कई बार कोशिश की कि उसको गुनाह पर आमादा किया लेकिन वो गुनाह पर आमादा नहीं हुई। एक दिन वो मजबूर होकर मेरे पास आई, कुछ तंगी थी, घर में खाने के लिए कुछ नहीं था, उसने मुझसे कर्ज मांगा। मैंने इस शर्त पर उसको कर्ज दिया कि वो मेरी जरूरत को पूरी कर दे, मेरे साथ वो गुनाह पर आमादा हो जाए। वो बहुत मजबूर थी, बहुत मजबूर होकर उसने इस शर्त को कबूल कर लिया और वो रकम लेकर चली गई। वक्त मुकर्रा पर जब हम दोनों एक जगह मिल गए और उस शर्त को हमने पूरा करना चाहा जिस पर मैंने उसको रकम दी थी, गुनाह के वक्त जब दुनिया सो रही है, सारे लोग नींद की आगोश में है, कोई देख नहीं रहा है, उस अल्लाह की बंदी ने नसीहत की, क्या अल्लाह के बंदे अल्लाह से डर, यह अल्लाह की अमानत है, इसके हक को तू मत तोड़। मैंने उसकी बात को सुना, डर पैदा हुआ और उस गुनाह से पास आ गया, और मैंने उसको जो रकम दी थी उसको माफ भी कर दिया। परवरदिगार ये अमल सिर्फ तेरी रजा की खातिर था, अगर मेरा ये अमल सही था, तूने इसको कबूल किया है तो इसकी बदौलत इस पत्थर को हटा दे। अल्लाह रब्बुल इज्जत ने दुआ कबूल की, पत्थर थोड़ा सा सरक गया। तीसरा खड़ा हुआ, उसने कहा कि परवरदिगार तू जानता है मेरे मां बाप, मेरे बीवी बच्चे, मैं रोजाना जंगल में जाता हूं, मेहनत मजदूरी करता हूं, जो मिलता है रात में शाम को लेकर आता हूं, पहले मैं अपने मां बाप को खाना देता हूं, उनको दूध पिलाता हूं, उसके बाद अपने बीवी बच्चों का पेट भरता हूं। एक दिन किसी वजह से मुझको ताखीर हो गई, जंगल में मैं बहुत दूर तक चला गया, और जब मैं घर वापस आया तो मां बाप सो चुके थे, भूखे प्यासे सो गए थे। मैंने एक प्याले में दूध लिया और उनके सिरहाने खड़ा हो गया, मेरे कदमों में बच्चे तड़प रहे थे, मुझसे दूध मांग रहे थे, मुझसे खाना मांग रहे थे, लेकिन परवरदिगार तू जानता है मैंने अपने मां बाप से पहले अपने बच्चों का कभी पेट नहीं भरा था। मैं सोचने लग गया कि मेरे मां बाप भूखे सो रहे हैं, मैं अपने बच्चों को कैसे पिलाऊं, लेकिन यह भी नहीं चाहता था कि मां बाप की नींद में खलल हो, वो नींद से बेदार हो जाए, आराम में रखना पड़ जाए, मैं उनको जगाना भी नहीं चाहता था। परवरदिगार रात गुजर गई, उनके सिरहाने में दूध का प्याला लिए खड़ा रहा, बच्चे मांगते रहे लेकिन मैंने उनको दूध नहीं दिया, जब माँ बाप बेदार हुए, मैंने पहले अपने माँ बाप को पिलाया, उसके बाद बच्चों को दिया। परवरदिगार मेरा ये अमल सिर्फ तेरी रजा के लिए था, तेरी खुशनुदी के लिए था। अल्लाह अगर तू इसको कबूल करता है तो इसकी बदौलत इस पत्थर को हटा दे। अल्लाह रब्बुल इज्जत ने उस चट्टान को सरका दिया, तीनों बहिफाजत बाहर आ गए। क्या चीज है, हम अपने माँ बाप के साथ क्या सलूक कर रहे हैं, क्या बयान करने की जरूरत है? हर कोई जानता है आज माँ बाप कितने परेशान हैं, मजबूर हैं। बेटा आज अपने बीवी बच्चों में मगन है, माँ बाप को भुला चुका है। बीवी जैसा चाहती है शौहर वैसा कर रहा है, और माँ बाप की ख्वाहिशात दफन हो चुकी है। माँ बाप की ख्वाहिशात उनके दिलों में दफन हो रही है, दम तोड़ रही है। वो तरस रहे हैं कि बेटा उनसे मोहब्बत से मिले, उनके साथ उसने सुलूक से पेश आए। माँ बाप ये चाहते हैं कि बेटा उनके सामने खिदमत के लिए खड़ा रहे, लेकिन बेटा अपने बीवी बच्चों में लगा हुआ है। मुझे बड़ी अच्छी तरीके से याद है, ये हमारे इस उम्मत का इंतहाई अफसोसनाक वाकया, शर्म आती है हमें बताते हुए। एक नौजवान अपनी माँ को दवा खाने में लेकर गया डॉक्टर साहब के पास, बीमार है, कमजोर है, लागर है, बूढ़ी माँ है, दवा खाना लेकर चला गया। क्या कहता है डॉक्टर साहब, बस ऐसे ही कुछ दवा गोली दे दो, कुछ बहुत ज्यादा नहीं है, कुछ बहुत महंगी दवा मत लिखना, बहुत ज्यादा कीमती दवा मत देना। जो उस दवा डॉक्टर की फीस है 10-20 रुपया 25 रुपया, उसमें वो दवा लेकर चला आया। दूसरे दिन अपनी बीवी को लेकर पहुंचा उसी डॉक्टर के पास। डॉक्टर साहब ये बहुत कमजोर हो गई है, बहुत बीमार है, कोई अच्छी सी दवा लिख दो, कोई बहुत अच्छा टॉनिक लिख दो, इसको ताकत आ जाए। देखिए ये फर्क हमारा, मां बाप के साथ इस नौजवान का रवैया और अपनी बीवी के साथ उसका ये तरीका। हम कहां जा रहे हैं? क्या हम सिला रहमी इस बुनियाद पर करेंगे जहां हम अपने मां बाप को छोड़ दें, जहां हम अपने मां बाप को तड़पता हुआ और नाराज छोड़ दें? अल्लाह रब्बुल इज्जत राजी नहीं होगा जब तक मां बाप राजी नहीं होंगे। अगर मां बाप नाराज है तो अल्लाह रब्बुल इज्जत राजी नहीं हो सकता है। ये सुन लीजिए कि अगर मां बाप की जुबान से, बाप की जुबान से अगर कोई आह निकल गई, बद्दुआ निकल गई, तो उसके कबूल करने में अल्लाह के दरमियान और उसके दरमियान कोई पर्दा नहीं होता है। अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम ने बयान फरमाया, सही बुखारी की रिवायत है, बारहा हमने सुना है जुराइज का वाकया। बहुत आबिद और जाहिद इंसान, बड़ी इबादत करने वाले, दुनिया के लोग गुनाहों में डूबे हुए थे, दुनियादारी में लगे हुए थे, ये अकेले अल्लाह की इबादत कर रहे थे, इनकी इबादत में खलल हो रहा था। तो इन्होंने सोचा कि अब मैं इस दुनिया में रहकर इबादत कैसे करूंगा, लोग गुनाह कर रहे हैं। जंगल में कुटिया बना ली, वहां अकेले तन्हा अल्लाह की इबादत में लगे रहे, इबादतें कर रहे हैं। वो इबादत आज हमारे दीन में जायज नहीं है, ये उस वक्त थी बनु इसराइल में, आज इस शरीयत ने इसको जायज नहीं रखा है। चले गए जंगल में इबादत कर रहे हैं। एक दिन मां पहुंच गई, जुरैज नमाज पढ़ रहे हैं, देखिए नमाज का तस्करा इसमें भी, नमाज पढ़ रहे हैं। मां ने बाहर से आवाज दी, जुरैज कहते हैं कि परवरदिगार एक तरफ तेरी इबादत, एक तरफ मां की आवाज, मैं क्या करूं? मैं तेरी इबादत कर रहा हूं, उधर मां बुला रही है, और दोनों का हक है। मैं ये सोचता रहा, मां ने आवाज के बदले में जब मेरा जवाब नहीं पाया चली गई, अब मैं अपनी इबादत में लगा रहा। दूसरे दिन फिर आई, फिर उसने आवाज दी, फिर मैं नमाज में ही मसरूफ रहा, मैंने कोई जवाब नहीं दिया, चली गई। और जब तीसरे दिन भी यही हुआ और मैंने जवाब नहीं दिया, तो उसकी जुबान से बद्दुआ निकल गई, परवरदिगार इसको उस वक्त तक मौत ना आए जब तक कोई औरत इसकी तरफ गलत इल्जाम ना लगा दे। जुबान से बद्दुआ निकल गई मां की जुबान से और चली गई। अब देखिए अल्लाह रब्बुल इज्जत ने यह दुआ कैसे कबूल कर ली। کچھ ہی دنوں کے بعد جب لوگوں میں یہ شہرہ ہوا کہ جریج انتہائی متقی پرہیزگار عابد و زاہد آدمی ہے، شیطان بھی نہیں بہکا سکتا ہے، کوئی اس کو ورکلا نہیں سکتا ہے، ایک بدکار عورت کھڑی بھی میں اس کو بدکاری پر آمادہ کر سکتی ہوں، جنگل میں آ گئی بن سنور کر اور خوبصورت بن کر اس کے سامنے آ گئی، گناہ کی دعوت دی، جریج نے انکار کر دیا، بھگا دیا، اس کو قبول نہیں کیا، نیک تھے، متقی پرہیزگار تھے اور حقیقی اللہ کی عبادت کرنے والے تھے، اس کے جھانسے میں نہیں آئے، یہ مسلسل کوشش کرتی رہی لیکن جریج نے اس کو قبول نہیں کیا، اس نے کیا کیا، اسی علاقے کے کسی چرواہے سے اس نے تعلق قائم کر لیا اور اس کے ذریعے سے اس کو بچہ پیدا ہوا، بچے کو لے کر قوم میں پہنچ گئی، لوگ پوچھنے لگے گا آخر یہ کس کا بچہ ہے، اس نے کہا کہ یہ جریج کا ہے، قوم کو بتا رہی ہے کہ یہ جریج کا بچہ ہے، اب پوری قوم بھڑک گئی، یعنی یہ عبادت کا ڈھونگ رچاتا ہے، یہ جنگل میں کٹیا بنا کر یہ ایک ڈھونگ کر رہا ہے کہ وہ اللہ کی عبادت میں مصروف ہے، یعنی اندر اتنا گھناؤنا عمل کر رہا ہے، اس کی بات کو لوگوں نے سچ مانا، آئے اور اس کی کٹیا کو توڑ دیا، تباہ کر دیا، اس کو مارا پیٹا، جریج نے کہا کہ آخر بتاؤ تو میرا جرم کیا ہے، لوگوں نے کہا کہ تم نے عبادت کا ڈھونگ رچایا اور اسے ایسا ایسا گناہ کیا ہے، یہ عورت بتا رہی ہے کہ یہ تمہارا بچہ ہے، جریج نے کہا کہ ٹھیک ہے اس بچے کو لے کر آؤ، بچہ ابھی گود میں تھا، چھوٹا سا بچہ، جریج نے پوچھا کہ بتا تیرا باپ کون ہے، دیکھیے اللہ رب العزت جہاں اپنے ماں ایک ماں کی دعا کو بد دعا کو قبول کر رہا ہے، وہیں پر اپنے نیک بندے کی حفاظت بھی کر رہا ہے، اس کی عزت و ناموس کے حفاظت کا بھی ضامن ہے، اللہ رب العزت نے اس بچے کی زبان میں قوت گویائی عطا کر دی، فوراً وہ بچہ بول اٹھا کہ فلواں چرواہا میرا باپ ہے، سارے لوگوں کے سر جھک گئے عقیدت و احترام میں، یہ بدکار عورت تھی، اس نے جھوٹا الزام لگایا تھا اور یہ ایسی ایسی عورت تھی، ہم نے خامخواہ ایک اس کو اتنی تکلیف میں ڈال دیا، رونے لگے، گڑ گڑانے لگے، اب تم کہو ہم اس کو محل بنا دیتے ہیں، ہم تو یہ کر دیں گے وہ کر دیں گے، انہوں نے آپ نہیں، جیسی تھی ویسے ہی کر دو، بس یہ کٹیا یہ جھوپڑی جیسی تھی ویسے ہی بنا دو، بس میں یہی چاہتا ہوں، لیکن یہ سنتے جاؤ یہ میرے ساتھ یہ آخر یہ کیوں ہوا، حضرت جریج نے یہ بیان کیا، اصل واقعہ یہ ہے کہ تین دن میری ماں آئی مجھ کو آواز دے رہی ہے اور میں اللہ کی عبادت میں لگا رہا اور اس کو جواب نہیں دیا، ماں کی زبان سے بد دعا نکل گئی اور ایسی ہی بد دعا تھی جو یہ تم لوگ دیکھ رہے ہو، اللہ رب العزت نے اس کی دعا کو قبول کر لیا، محترم بزرگوں اور دینی بھائیوں، صلہ رحمی اگر ہمیں کرنا ہے تو سب سے پہلے بنیادی چیز ماں باپ کا حق، ماں باپ کی رشتہ داری ہے، ان کے ساتھ حسن سلوک، بے شمار آیتیں ہیں آپ کو ملیں گی، اللہ رب العزت نے اپنی عبادت کے ساتھ اس کو شامل کر دیا ہے، اپنی عبادت کے ساتھ اس کو شامل کیا ہے کہ ماں باپ کے ساتھ حسن سلوک سے پیش آیا جائے، وَقَضَى رَبُّكَ أَلَّا تَعْبُدُوا إِلَّا إِيَّاهُ، یہ اللہ نے فیصلہ کر دیا ہے کہ اس کی عبادت کرو، اور وَبِالْوَالِدَيْنِ إِحْسَانًا، اور والدین کے ساتھ اس نے سلوک سے پیش آؤ، سوچیے اللہ کی عبادت میں اور والدین کے ساتھ اس نے سلوک میں کیا علاقہ ہو سکتا ہے، کیا تعلق ہو سکتا ہے، ایک طرف اللہ اپنی عبادت کا حکم دے، فیصلہ سنائے کہ یہ میرا فیصلہ ہے، اور اس کے بعد یہ فیصلہ یہ ہے کہ والدین کے ساتھ حسن سلوک کرو، قل تعالوا، دیکھیے اللہ رب العزت کہتا ہے سورہ انعام میں، قل تعالوا اتل ما حرم ربکم علیکم الا تشرکوا به شیئا وبالوالدین احسانا، اے نبی آپ کہہ دیجئے کہ آؤ آؤ میں تمہارے پاس اللہ کی وہ آیت سناتا ہوں، اس کی تلاوت کرتا ہوں کہ اللہ رب العزت نے تم پر حرام کر دیا ہے کہ اس کے ساتھ تم کسی کو شریک ٹھہراؤ اور والدین کے ساتھ حسن سلوک کرو، اس کا حکم اللہ رب العزت دے رہا ہے، آگے سورہ بنی اسرائیل میں اللہ رب العزت نے کہا وَقَسَا رَبُّكَ اللَّهَ تَعْبُدُ إِلَّا إِيَّاهُ وَبِالْوَالِدَيْنِ إِحْسَانًا اِمَّا يَبْلُغَنَّ عِنْدَكَ الْكِبَرَ أَحَدُهُمَا أَوْ كِلَاهُمَا فَلَا تَقُل لَّهُمَا أُفٍّ وَلَا تَنْهَرْهُمَا وَقُل لَّهُمَا قَوْلًا كَرِيمًا. اللہ رب العزت یہ تعلیم صرف اتنا نہیں کہہ رہا ہے کہ تم اپنے ماں باپ کے ساتھ حسن سلوک سے پیش آؤ، صرف یہی بات نہیں ہے، بلکہ اللہ رب العزت یہ تعلیم دے رہا ہے کہ حسن سلوک میں کیا چیز شامل ہے، کون سی چیز اس کا تقاضا کر رہی ہے. ایک پہلی چیز کیا ہے؟ اللہ رب العزت حسن سلوک کا سب سے پہلا تقاضا یہ بیان کرتا ہے وَلَا تَقُلْ لَهُمَا اُف، ان کو اُف تک نہ کہو، اُف تک نہ کہو. یہ اُف کیا چیز ہے؟ اگر ماں باپ ہم سے ناراض ہو جائے، ہمیں کچھ کہہ دیں، ہماری پیشانی پر بال آ جائے اور ہم اوہ کہہ کر ناراضگی کا اظہار کر کے ہٹ جائیں، اللہ رب العزت کہتا ہے کہ یہ مت کرو. صرف اوف کہہ کر ناراضگی کا اظہار بھی مت کرو، اس سے اللہ رب العزت نے روکا ہے. اس کے بعد ولا تنہرہما، ان کو جھڑکیاں مت دو. وقل لہما قولا کریما، بڑے ادب و احترام کے ساتھ ان سے بات کرو. یہ تین چیز اللہ رب العزت نے حسن سلوک میں بیان کی. اور کب؟ جب دونوں سے ایک یا دونوں بڑھاپے کو پہنچ جائیں. بڑھاپے میں جب عقل معاوف ہو جاتی ہے، آدمی اپنے سمجھ کھو بیٹھتا ہے، اب کچھ کا کچھ سوچتا سمجھتا رہتا ہے اور اس کیفیت میں اس کی زبان سے کچھ بھی نکلتا رہتا ہے، کبھی بلا وجہ بھی ناراض ہو جاتے ہیں. بیٹے کی کوئی غلطی نہیں ہوتی ہے، اس کے باوجود ماں باپ ناراض ہو جاتے ہیں اور کچھ زیادتیاں کر دیتے ہیں. اللہ رب العزت کہتا ہے کہ وَلَا تَقُلْ لَهُمَا اُف، ایسی پوزیشن میں بھی تم اف تک نہ کہو. اگر وہ زیادتی کر رہے ہیں تب بھی، اللہ کے رسول صلی اللہ علیہ وسلم نے حضرت ابو ذر غفاری رضی اللہ تعالیٰ عنہ کو کہا تھا وَإِن ظَلَمَا وَإِن ظَلَمَا وَإِن ظَلَمَا، تمہارے حسن سلوک کے مستحق تمہارے ماں باپ ہیں، اگر وہ تمہارے ساتھ ظلم کرے، اگرچہ ظلم کرے، اگرچہ ظلم کرے. ہمارے ماں باپ ہمارے ساتھ ظلم نہیں کر رہے ہیں، لیکن آج ہم ان سے ناراض ہیں، اس لیے کہ وہ ہماری بیوی سے ناراض ہیں. بیوی ہماری بیوی ان کی خدمت نہیں کر رہی ہے، ہماری بیوی ان کا کہنا نہیں مان رہی ہے، وہ ناراض ہیں. تو بیٹا بھی اپنے ماں باپ سے ناراض ہے. وہ میری بیوی کو کیوں نہیں چاہتے ہیں؟ یہ میرے بیوی کو کیوں برا بھلا کہتے رہتے ہیں؟ ماں باپ سے ناراض. سارے نوجوان دوستوں سے، ساتھیوں سے یہ ادبن گزارش ہے، چاہے ماں باپ کچھ بھی ظلم کیوں نہ کریں، لیکن ان کے اس احسان کو ہم زندگی بھر نہیں بھلا سکتے جو بچپن میں ہمارے ساتھ انہوں نے کیا. ایک ماں کا احسان پوری زندگی ہم اپنے کندھوں پر رکھ کر اس کو گھماتے رہے، خدمت کرتے رہے، حج کراتے رہے، اس کے باوجود اس کا حق نہیں ادا کر سکتے. سوچئے 9 مہینے ماں اپنے پیٹ میں بچے کو لے کر کس اذیت کے دور سے گزرتی ہے. اللہ رب العزت نے قرآن پاک میں اس کو بیان فرمایا ہے وَوَصَّيْنَا الْإِنسَانَ بِوَالِدَيْهِ حَمَلَتْهُ أُمُّهُ وَهْنًا عَلَى وَهْنٍ، اللہ رب العزت کہہ رہا ہے وَفِصَالُهُ فِي عَامَيْنِ، یعنی تکلیف پر تکلیف اٹھاتے ہوئے اپنے بچے کو پیٹ میں لیے ہوئے گھوم رہی ہے اور اس کی پرورش کر رہی ہے، اور جب وہ پیدا ہو گیا تو 2 سال تک اس کو اپنے سینے سے اس کی غذا بھی فراہم کر رہی ہے، اس کو دودھ بھی پلا رہی ہے. سوچئے کتنا بڑا احسان ہے. سارے نوجوان صرف اس ایک مرحلے کو اپنی نگاہوں کے سامنے رکھے، اپنی زندگی کی وہ ابتدائی ایام جو ماں کے ہاتھوں میں گزر رہی ہے، ماں اپنے ہاتھ میں لے کر گزار رہی ہے، ان ایام کو ہم صرف سامنے رکھے اور کبھی اپنی ماں کو فراموش نہ کریں. یہ اللہ رب العزت کہہ رہا ہے وَلَا تَنْهَرْهُمَا. اب اف نہ کہنا یہ تو اللہ نے کہا، تو اب جھڑکیاں نہ دینا کا حکم کیوں دے رہا ہے؟ ان کو جھڑکو بھی مت. جب اف نہیں کہنا ہے تو جھڑکی کون دے گا؟ جھڑکی ایک بہت سنگین جرم ہے، بہت بڑا جرم ہے. کتنے نوجوان ہیں ہمارے آج بد قسمت ہیں، بد نصیب ہیں، جو اپنے ماں باپ کو برا بھلا بھی کہہ دیتے ہیں، بعض تو گالیاں بھی دے بیٹھتے ہیں، اور پھر اس سے بڑے بد قسمت جو ہاتھ بھی اٹھا بیٹھتے ہیں، ماں باپ کو مار بھی دیتے ہیں. سوچئے اللہ رب العزت کیا بخش دے گا؟ جو ایک ماں کی دعا کو قبول کر لیتا ہے, ایک آنے واحد میں ایک ماں کی بد دعا کو قبول کر لیتا ہے, تو ایسی ناراض ماؤں کے اللہ رب العزت کیا ان کی اولاد سے اللہ خوش رہے گا؟ کیا اللہ راضی ہوگا؟ ہمیں ہمیشہ یہ سوچنا چاہیے اللہ کیسے راضی ہو. ماں اگر راضی ہے تو اللہ راضی رہے گا. پھر اس کے بعد اللہ نے کہا وَقُلْ لَهُمَا قَوْلًا كَرِيمًا. بہت ادب و احترام کے ساتھ گفتگو کرنا چاہیے. ماں باپ اگر کچھ کہیں بیٹا یہ کرو بیٹا وہ کرو تو سر جھکا دینا چاہیے. ہاں ماں باپ کہہ رہے ہیں. ہاں اگر نافرمانی کا گناہ کا کوئی کام ہے تو پھر تو نہیں کرنا ہے. یہ اس میں سمجھوتا نہیں ہے. اگر ماں باپ کہے کہ یہ گناہ کرو یہ شرک کرو, نہیں فلاں جگہ سے تعویذ لے کے آ جاؤ, فلاں بابا کو بلا کر جھاڑ پھونک کرا لو, تو یہ تو نہیں کرنا ہے. فلاں درگاہ پر چلے جاؤ, ماں باپ لاکھ کہیں وہ نہیں کرنا ہے. لا طاعت لمخلوق فی معصیت الخالق, کسی بھی مخلوق کی اطاعت خالق کی نافرمانی میں جائز نہیں ہے. تو ماں باپ کی بھی اطاعت اس میں نہیں ہے. آگے اللہ رب العزت نے کہا وَقْفِزْ لَهُمَا جَنَاحَ الذُّلِّ مِنَ الرَّحْمَةِ, ان کے لیے اپنے بازوؤں کو رحمت کے بازوؤں کو پھیلا دو. بڑھاپے میں ہیں اب وہ ہمارے لیے, ہم ان کے لیے سہارا بن رہے ہیں, وہ ہماری مدد کے محتاج ہیں, اب ان کے اوپر ہم اپنے رحمت کے بازو پھیلا دیں. بچپن میں انہوں نے اپنے لیے اپنے رحمت کے بازو پھیلا رکھے تھے, اب وہ ہمارے مستحق ہیں, محتاج ہیں, اب وہ ہماری طرف نظریں اٹھائے ہوئے ہیں, تو ہم اپنے بازوؤں کو ان کے اوپر پھیلا دیں. سوچئے ایک ماں اپنے بچے کو, جب بچہ ابھی گود میں ہے, بیمار پڑتا ہے تو تڑپتی ہے, رات بھر اس کے لیے اپنی نیند حرام کر لیتی ہے, بچہ پیشاب کر دیتا ہے, بستر گیلا ہو جائے وہ خود گیلے میں سو جائے گی لیکن بچے کو سوکھے میں سلائے گی. سوچئے کیا یہ حالات, یہ حقیقت, یہ سچائی ہے یا نہیں ہے؟ ہر کوئی جانتا ہے. خود وہ نوجوان سوچے جو بیوی بچوں والا ہے, اس کی بیوی اس کے بچوں کے ساتھ کیا کرتی ہے, ذرا اس پر نظر ڈال کر دیکھ لے. خود اس کی بیوی اپنے بچوں کے ساتھ کیا کر رہی ہے یہ سوچے کہ اس کی ماں اس کے ساتھ کیا کر رہی تھی. بس جب اس پر ہماری نظر بیٹھ جائے گی, اس پر نظر ٹھہر جائے گی, تو ہمیں اپنی ماں کا مقام معلوم ہو جائے گا. پھر اس کے بعد ہم صلہ رحمی کریں گے. ماں کا رشتہ جو مقدس رشتہ ہے, اس میں کبھی بھی کہیں بھی دراڑ نہ پڑنے پائے, کہیں ماں ناراض نہ ہونے پائے, کہیں باپ ناراض نہ ہونے پائے. باپ بھی ویسے ہی مستحق ہے, باپ نے بھی ہمارے لیے سب کچھ کیا ہے, دن بھر محنت مزدوری کرتا رہا, تگ و دو کرتا رہا. آپ دیکھیے آج ایک باپ اپنے بچے کے لیے, ابھی اگر بچے چھوٹے چھوٹے ہیں تو کتنی محنت کرتا ہے, کس کے لیے کرتا ہے؟ یا تو وہ اپنے ماں باپ کا پیٹ پالے گا, یا تو اپنے بیوی بچوں کے لیے کمائی کرے گا. باپ یہی کرتا ہے. بیٹا جب تک بڑا نہیں ہو جاتا ہے اس کی تعلیم کا خرچ باپ اٹھاتا ہے, اس کی روزی روٹی کے لیے انتظام کرتا ہے, اس کے اچھے کپڑے کا انتظام کرتا ہے, اس کے رہنے کے لیے اچھے مکان کا انتظام کرتا ہے. باپ ہی ہے جو سب کچھ کرتا ہے کہ دنیا جہاں سے جمع کرے اور اس کے لیے آسائش, بچہ جو چاہتا ہے باپ لانے کے لیے تیار بیٹھا رہتا ہے. ماں باپ کا یہی رہتا ہے کہ بچے کی خواہش ہو, بچہ چھوٹا ہے کھلونے کے لیے ضد کرتا ہے, ماں باپ چاہتے ہیں کہ کھلونا لا کر دے دیں. کتنے غریب ماں باپ ایسے بھی ہیں جو اپنے بچوں کی خواہش پوری نہیں کر پاتے ہیں, بچے کی خواہش پوری نہیں کر پاتے ہیں اور دل ہی میں کڑتے رہتے ہیں, تڑپتے رہتے ہیں. گھر آ کر بہت روئے ماں باپ اکیلے میں, گھر آ کر بہت روئے ماں باپ اکیلے میں, مٹی کے کھلونے بھی سستے نہ تھے میلے میں. وہ اپنے بچے کے لیے مٹی کے کھلونے بھی نہیں لا سکے تھے, اس کے لیے گھر آ کر رو رہے ہیں. یہ کیفیت ہے ماں باپ کی, تو ماں باپ کے ساتھ حسن سلوک یہ صلہ رحمی کا پہلا قدم ہے. پھر اس کے بعد بیوی بچوں کے حقوق, بھائیوں کے حقوق, بہنوں کے حقوق اور ان ساری رشتہ داریوں کو نبھانا ہے. اسی کا حکم اللہ رب العزت نے دیا ہے, اور جب ہم یہ کریں گے تو جنت ہمیں ملے گی. اگر ہم نے اس میں کوتاہی کی, ہم نے اس کی اہمیت کو نہیں سمجھا, تو یقین جانیے صلہ رحمی کو ہم نے سمجھا ہی نہیں ہے, رشتہ داری کو ہم نے سمجھا ہی نہیں ہے, یا پھر ہم نے اپنے دین کو نہیں سمجھا ہے, ہم نے اپنے مذہب کو نہیں سمجھا ہے, और अगर समझा है, इस पर अमल नहीं किया, तो हमने अपने दीन को पामाल किया है और दीन की तालीमात को हमने अपने पैरों तले रौन दिया है। अल्लाह रब्बुल इज्जत हमें इससे बचाए, हमें इस बात की तौफीक दे कि परवरदिगार रिश्तेदारियों को कायम करने में हम पहल करें। रब्बुल आलमीन, अगर हमारा कोई भाई कोई रिश्तेदार हमसे नाराज है, परवरदिगार उसको हमसे राजी कर दे। परवरदिगार कोई हमसे दूर है, हमसे उसको मिला दे। रब्बुल आलमीन हमें इस बात की तौफीक दे कि हम अपने भाई को अपने भाई को मिला सके, जोड़ सके। रब्बुल आलमीन इस बात की तौफीक अता फरमा। रब्बुल आलमीन हम सब के अंदर मोहब्बत और उल्फत पैदा फरमा। रब्बुल आलमीन खानदान को एक कर दे। सिला रहमी से खानदान में मोहब्बत पैदा होती है। अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम ने कहा, एक खानदान में मोहब्बत और उल्फत सिला रहमी से पैदा होती है। परवरदिगार पूरी खानदान में मोहब्बत और उल्फत इस सिला रहमी के जरिए से पैदा फरमा। रब्बुल आलमीन हमें जब तक जिंदा रख, इज्जत और एहतराम के साथ इस्लाम पर जिंदा रख, जब हमारा खात्मा हो ईमान पर खात्मा हो। आमीन। अकुलु कौली हाजा, अस्तगफिरुल्लाह लि वलकुम वलिसाइरिल मुस्लिमीन फस्तगफिरू इन्नहू हुवल गफूरुर रहीम।